موضوع دروازہ توڑنے کی ضرورت نہیں، کنجی کے ذریعے بڑی آسانی سے کھل جاتا ہے۔ ایک قطبہ در۔ یہ مت کہو کہ مجھے موضوع بتائیے، یہ کہنا زیادہ بہتر ہے کہ مجھے آنکھیں عطا کیجیے۔ ایک نوجوان ادیب کو نصیحت۔ عزیز ساتھیو، میرے دل میں کچھ لکھنے کی تڑپ ہے، میں لکھنا چاہتا ہوں، مگر یہ سمجھ میں نہیں آتا کہ کیا لکھوں اور کس موضوع پر لکھوں۔ آپ مجھے کوئی اچھا سا موضوع بتا دیجئے، میں اس پر ایک شاندار کتاب لکھ دوں گا۔ وہ ادیبوں کی یونین ہو یا اخبار و رسائل کی مجلس ادارت کے دفاتر، یا انفرادی طور پر ممتاز ادیب نوجوانوں کی طرف سے اس طرح کے خطوط کا موصول ہونا ایک معمول بن گیا ہے۔ اس طرح کے خطوط مجھے بھی ملتے رہتے ہیں اور ابا کے پاس بھی آیا کرتے تھے۔ ابا کو جب کوئی ایسا خط ملتا تو وہ سر ہلا کر کہا کرتے، یہ نوجوان شادی کرنا چاہتا ہے، البتہ مصیبت یہ ہے کہ شادی کس کے ساتھ کرے، کوئی خاص لڑکی اس کے پیش نظر بھی نہیں، اب سوال یہ ہے کہ پیغام بھیجا جائے تو کہاں۔ یاد کی ایک جھلک۔ ایک بار داغستانی ادیبوں کی یونین کو ابو طالب کا ایک خط ملا جس میں یہ درخواست کی گئی تھی کہ وہ دور دراز کے ایک پہاڑی گاؤں میں کچھ مواد جمع کرنے کی غرض سے جانا چاہتے ہیں، ان کے لیے ایک ماہ کے قیام کا انتظام کر دیا جائے۔ بورڈ کے سامنے شاعر کی یہ درخواست پیش ہوئی تو ان سے دریافت کیا گیا کہ وہ کن موضوعات پر لکھنے کا ارادہ رکھتے ہیں۔ یہ سنتے ہی معمر شاعر کو غصہ آ گیا، کیا کسی شکاری کو پہلے سے یہ علم ہو سکتا ہے کہ وہ کس چیز کا شکار کرے گا؟ خرگوش کا، ہنس کا، بھیڑیے کا یا لومڑی کا؟ کیا کسی سورما کو پہلے ہی سے اس بات کی خبر ہو سکتی ہے کہ جنگ میں وہ کس قسم کا کارنامہ انجام دے گا؟ اس جلسے میں میں بھی موجود تھا اور ابو طالب کے یہ الفاظ میرے ذہن پر انمٹ نقوش چھوڑ گئے۔ جب لوگ کسی ادیب پر اس طرح کے سوالوں کی بوچھار کرنے لگتے ہیں کہ آئندہ چند برسوں کے لیے لکھنے لکھانے کا اس نے کیا پروگرام بنایا ہے، تو مجھے بڑی حیرت ہوتی ہے۔ اس میں کوئی شک نہیں کہ ادیب کے ذہن میں ایک عام خاکہ ہوتا ہے اس کام کا جسے وہ انجام دینا چاہتا ہے۔ غالباً یہ بھی ممکن ہے کہ وہ اپنے ذہن میں یہ فیصلہ کر چکا ہو کہ اسے ایک ناول لکھنا ہے یا ایک سلسلے کے تین ناول، مگر جہاں تک اشعار کا سوال ہے تو اشعار ذہن میں بغیر کسی اطلاع اور ارادے کے آتے ہیں، جیسے اچانک کوئی تحفہ آ جائے۔ شاعر کی دنیا بندھے ٹکے قواعد سے آزاد ہوتی ہے۔ کوئی بھی شخص پہلے سے یہ پروگرام نہیں بنا سکتا کہ آج صبح 10 بجے میں اس لڑکی کی محبت میں مبتلا ہو جاؤں گا جو مجھے کسی سڑک پر نظر آئے گی، یا کل شام کو 5 بجے میں فلاں بدمعاش سے نفرت کرنے لگوں گا۔ شاعری ان پھولوں کی طرح نہیں ہے جو کسی گلاب باڑی میں کھلے ہوں، یا سدا بہار پھولوں کے کسی چمن کی زینت ہوں جہاں ہر چیز آپ کے سامنے ہوتی ہے اور آپ کو کوئی چیز تلاش نہیں کرنی پڑتی۔ شاعری تو ان خودرو پھولوں کی طرح ہے جو کسی میدان میں یا پہاڑ کی کسی وادی میں کھلتے ہیں، جہاں ہر قدم پر آپ کو نت نئے اور پہلے سے زیادہ خوبصورت پھول نظر آ سکتے ہیں۔ جذبات سے موسیقی جنم لیتی ہے اور موسیقی سے جذبات۔ اس میں اولیت کسے حاصل ہے؟ آج تک یہ مسئلہ حل نہیں ہو سکا ہے کہ پہلے انڈا پیدا ہوا یا مرغی۔ ٹھیک اسی طرح یہ سوال بھی اٹھایا جا سکتا ہے کہ ادیب موضوع کو جنم دیتا ہے یا موضوع ادیب کو۔ موضوعات ادیب کی دنیا ہوتے ہیں، وہ ادیب کی مکمل شخصیت کے آئینہ دار ہوتے ہیں۔ موضوع نہ ہو تو ادیب بھی نہ ہوگا۔ ہر ادیب کے پاس اس کا اپنا موضوع ہوتا ہے۔ خیالات و احساسات چڑیوں کی طرح ہیں اور موضوع ان کا آسمان ہے۔ خیالات و احساسات ہرنوں کی طرح ہیں اور موضوع ان کا جنگل ہے۔ خیالات و احساسات سانبھر ہیں اور موضوع پہاڑ۔ خیالات و احساسات راستے ہیں اور موضوع وہ شہر جہاں یہ راستے پہنچاتے ہیں اور آپس میں ملتے ہیں۔ میرا وطن میرا موضوع ہے اور مجھے ضرورت نہیں کہ میں اس موضوع کو تلاش کروں یا پسند کروں۔ ہم اپنا وطن پسند کرنے نہیں نکلتے، بلکہ ہے یوں کہ وطن ابتدا سے ہی ہمارا انتخاب کر لیتا ہے۔ कोई उकाब ऐसा नहीं होता जिसका आसमान न हो, हर पहाड़ी बकरे की एक अपनी चट्टान होती है। ट्राउट मछली अगर होगी तो साफ पानी का एक तेज रव धारा भी होगा, हर हवाई जहाज का एक अड्डा भी होता है। बिल्कुल उसी तरह कोई अदीब ऐसा नहीं होता जिसका वतन न हो। मुर्गी खाने के सहन में मुर्गियों के साथ टहलने वाला उकाब उकाब नहीं रह जाता। अगर अरना भैंसा पालतू भेड़ों के साथ घास चर रहा हो तो उसे अरना भैंसा नहीं कहा जा सकता। हौज में तैरने वाली पालतू ट्राउट मछलियां ट्राउट नहीं रह जाती। अजायब घर में रखा हुआ हवाई जहाज भी कोई हवाई जहाज होता है। ठीक उसी तरह कोई बुलबुल ऐसी नहीं होती जो हजार दास्तान न हो। मौजू से मुतालिक कुछ और बातें। मुझे बचपन से ही एक खास मंजर बहुत पसंद रहा है। जब भी मैं अब्बा के घर की एक छोटी सी खिड़की खोलता, मेरी आंखों के सामने लंबा चौड़ा सरसब्ज मैदान आ जाता, जैसे गांव के कदमों में दस्तरखान सा बिछा हो। मैदान के चारों तरफ खड़ी चट्टानें यूं लगती जैसे इस दस्तरखान पर झुकी पड़ रही हूं। पहाड़ों के दरमियान लहराती बलखाती पगडंडियां देखकर मुझे सांपों का ख्याल आता, जबकि गारों के दहाने यूं लगते जैसे कोई दरिंदा मुंह फाड़े खड़ा है। पहाड़ की पहली सफ के पीछे एक और सफ थी, उनकी हमवार गोल चोटियां देखकर मुझे ऊंट के कोहान का ख्याल आ जाता। अब मुझे एहसास होता है कि स्विट्जरलैंड या नेपल्स के इर्द गिर्द इससे कहीं ज्यादा खूबसूरत मुकामात भी हैं। लेकिन मैं चाहे जहां भी रहा हूं और चाहे कितने ही होशरुबा मनाजिर से मेरी आंखें दो चार हुई हूं, मैंने हर हाल में उनका मुकाबला इस मंजर से किया है जो मेरे बचपन की यादगार है, उस तस्वीर से किया है जो मेरे मकान की छोटी सी खिड़की के फ्रेम में जड़ी हुई है। और इस मवाजने का नतीजा हर हाल में ये हुआ है कि मुझे दुनिया के सारे अजायबात इस मंजर के सामने हेच नजर आते हैं। अगर किसी वजह से मेरा आबाई वतन और उसके इर्द गिर्द का मंजर बाकी न रह जाए, अगर इसके नकूश मेरी याद से मिट जाए, तो मुझे ये पूरी दुनिया यूं लगेगी जैसे सीना तो है लेकिन इसके अंदर धड़कता हुआ दिल नहीं, मुंह तो है लेकिन जुबान से महरूम, आंखें तो हैं लेकिन पुतलियां नहीं, और घोंसला तो अपनी जगह है लेकिन इस घोंसले में कोई चिड़िया नहीं। लेकिन इसके ये मानी कतई नहीं है कि मेरा हर मौजू मेरे अपने गांव और अपने घर के महदूद चौकटे से बाहर नहीं निकलता, और न ही इससे ये मतलब निकलता है कि मैंने अपने बेशकीमत और महबूब मौजू के इर्द गिर्द ऊंची ऊंची फसीलें खड़ी कर रखी हैं। बाज खेत ऐसे होते हैं कि जब हल्की नोक मट्टी की भारी परत उतारती है तो उसके नीचे चिकनी और जरखेज मट्टी उभर आती है। बाज मैदान ऐसे होते हैं कि उनकी ऊपरी परत जरा सी हटा दी जाए तो नीचे पथरीली जमीन निकल आती है, और बाज मैदान ऐसे भी होते हैं जिनमें मट्टी हटाने की जरूरत ही नहीं पड़ती क्योंकि ऊपर ही से पत्थर और चट्टानें नजर आती हैं। इस तरह की जमीन पर हल चलाने और काश्त करने का मेरा कतई इरादा नहीं, क्योंकि मैं जानता हूं कि इससे अगर पैदावार हासिल भी हुई तो वो इतनी कम होगी कि शदीद मेहनत का बदल नहीं बन सकती। मैं अपने वतन से अपनी मोहब्बत को इस तरह बांध कर नहीं रखना चाहता जैसे किसी ऐसे घोड़े को जो दिन भर अपना काम अंजाम दे चुका हो, पैर में बंधन बांधकर और गले में एक लंबी रस्सी डालकर छोड़ दिया जाता है ताकि वो एक महदूद दायरे में घूम फिर कर घास चर सके। मैं अपने घोड़े की लगाम उतार लेता हूँ, पसीने में भीगी उसकी गर्दन थपथपाता हूँ और यह कहकर छोड़ देता हूँ, थोड़ी घास चर ले ताकि तुझ में दोबारा ताजगी पैदा हो सके। मेरे पास वतन का जो एहसास है उसमें इतना ही सुकून और उतनी ही वसत है जितनी इस घोड़े में, जिसे घास चरने के लिए पूरी तरह आज़ाद छोड़ दिया गया हो। मैं दुनिया के तमाम मज़ाहिर को अपने मकान, अपने पहाड़ी गांव, अपने दागिस्तान या अपने एहसास से वतनियत की नज़र से नहीं देखना चाहता, बल्कि मुझे दुनिया के तमाम मज़ाहिर में और उसके कोने कोने में अपने मुल्क और अपने वतन का एहसास होता है, उसकी झलकियां नजर आती हैं और यूं मेरा मौजू पूरी दुनिया का इहाता कर लेता है। मुझे याद है कि एक बार दूर दराज और खूबसूरत शहर सांतियागो में मुर्गों की कुकड़ू कू की आवाज पर मेरी आंख खुली। बेदार हुआ तो चंद लम्हों के लिए मुझे यूं महसूस हुआ कि जैसे मैं सांतियागो में नहीं अपने गांव और अपने घर में हूं, और यूं सांतियागो के मुर्गे भी मेरे लिए एक मौजू बन गए। एक बार मुझे जापान में हुसन का एक मुकाबला देखने का मौका मिला। ये मुकाबले हुसन जापान के एक शहर कामाकुरा में हुआ था। जब मुकाबले में हिस्सा लेने वाली वो खूबसूरत दोशीज़ाएं हमारे सामने से गुजरी, जिनमें से किसी एक को मलके हुसन मुंतखब होना था, तो बेसाख्ता मुझे अपनी महबूबा याद आ गई, जिसे बहुत दूर आवारिस्तान में छोड़ आया था। और जहन ही जहन में उन दोशीज़ाओं का मवाजना मैं अपनी उस महबूबा से करने लगा। उनमें से किसी एक में भी वो बात नजर न आई जिसने मुझे अपनी महबूबा का गर्विदा बना दिया है। लेकिन इस तरह जापान की ये हसीनाएं और खुद मुंतखब होने वाली मलके हुसन भी मेरा मौजू बन गई। नेपाल में अपने सफर के दौरान बुद्ध मंदिरों और शाही महलों से निशाते दीदो दिल हासिल करने और उन 22 चश्मों को देखने के बाद, जिनके बारे में कहा जाता है कि दुनिया की सारी बीमारियों, सारे दुख दर्द और सारी बुराइयों का इलाज उनमें मौजूद है, मैं काठमांडू के ढलवान पहाड़ों पर चढ़ा। यहां पहुंचकर मुझे अपना दागिस्तान याद आ गया और मुझे इतनी खुशी हासिल हुई और सुकून मिला कि पुरऐश महलों और मंदिरों की शानो शौकत हेच नजर आने लगी। मुझे फन तामीर के इन नादिर और पुरकार नमूनों के मुकाबले में ये मामूली पहाड़ कहीं ज्यादा दिलकश और पुरसकून महसूस हुए, और मुझे ये लगा कि वो शफाबख्श चश्मे तो नहीं, अलबत्ता ये पहाड़ हैं जो तमाम बीमारियां और दिल की सारी बुराइयां दूर कर सकते हैं। यूं नेपाल के बौद्ध मंदिर और पहाड़ भी मेरे लिए एक मौजू बन गए। हिंदुस्तान के भरे पूरे और पुरशोर शहरों की सैर के बाद मुझे एक छोटे से गांव ले जाया गया जो कलकत्ता के पास वाक़ है। वहां एक वसी खलियान में गाहने का काम पूरे शबाब पर था। गेहूं की सुनहरी बालियां जमीन में बिछी थी, जिन पर बड़ी खामोशी और इत्मीनान के साथ बैल चक्कर लगा रहे थे। मैंने दुनिया में बहुत सारे अजायब घर और थिएटर देखे हैं, लेकिन मुझे कभी इतनी खुशी नहीं हुई जितनी सुनहरी बालियों को पैरों से रौंदने वाले उन आहिस्ता खराम बैलों को देखकर। मुझे ऐसा महसूस हुआ जैसे मैं अपने गांव में हूं और जमाना पीछे लौटते हुए उस मंजिल पर जा पहुंचा है जहां आज का मैं यानी रसूल महज एक बच्चा था, और यूं कलकत्ता के करीब का ये गांव भी मेरा मौजू बन गया। मैंने देखा है कि इंडोनेशिया के पहाड़ी इलाकों में ढोल उसी तरह बजते हैं जैसे मेरे दागिस्तान में। न्यूयॉर्क की सड़कों पर मेरी मुलाकात ऐसे कफकाजियों से हुई है जो हमारा कौमी लिबास एक मखसूस तरह का लंबा कोट पहने थे। मुझे इस्तांबुल और पेरिस में उन दागिस्तानियों के पुजमुर्दा चेहरे नजर आए जिन्होंने खुद जिलावतनी की जिंदगी अख्तियार कर रखी है। मुझे ये लोग दुनिया में सबसे ज्यादा तबाह हाल महसूस हुए। मैंने लंदन की एक नुमाइश में मट्टी के वो बर्तन देखे जो हमारे बलखारी दस्तकारों की कारीगरी के नमूने थे। वेनिस में लाख गांव तुसो फिक्रा के मशहूर नटों को अपने शानदार करतब दिखाते और हाजरीन को उनके करतबों पर अश करते देखा है। और पिट्सबर्ग के शहर में पुरानी किताबों की एक दुकान पर मुझे शाहमील के बारे में एक किताब नजर आई। गरज ये कि मैं जहां जहां गया मुझे ऐसे रिश्ते जरूर मिले जिनका एक सिरा मेरे दागिस्तान से जा मिलता था। किसी सूरमा पर अगर बहुत सारे दुश्मन एक साथ हमला कर दें तो उसके लिए जान बचाना मुश्किल हो जाएगा, क्योंकि वो बयक वक्त सामने से और अकब से होने वाले हमलों से अपना दिफा नहीं कर सकता। लेकिन अगर उसे कोई ऐसी चट्टान मिल जाए जिसका वो सहारा लेकर अकब से होने वाले हमले से महफूज रह सके तो मामला काफी आसान हो जाता है, क्योंकि ऐसी हालत में एक फुर्तीला और माहिर शमशीरजन बैक वक्त दो बल्कि तीन दुश्मनों का भी मुकाबला कर सकता है। दागिस्तान मेरे लिए एक ऐसी ही बड़ी चट्टान है। मैं इसका सहारा लेकर सारी दुश्वारियों का मुकाबला कर सकता हूं और मुश्किल तरीन आजमाइशें झेल सकता हूं। सयाह जब मुल्कों की सयाहत के बाद वतन लौटते हैं तो नित नए गीत साथ लाते हैं, मगर मेरी मुसीबत यह है कि मैं चाहे जहां भी जाता हूं, जब वापस होता हूं तो मेरे साथ दागिस्तान ही के गीत होते हैं। जब मैं कोई नई नज्म कहता हूं तो मुझे यूं लगता है कि मैंने अपने वतन को नए सिरे से जाना है, एक नए लिहाज से समझा है, और अब मैं पहले के मुकाबले में इससे ज्यादा मोहब्बत करने लगा हूं। मेरे लिए मेरा वतन दागिस्तान लामहदूद और बेकिनार है। अपनी नोटबुक से, उकाब उकाब तेरा पसंदीदा गीत कौन सा है? फलक बोस पहाड़ियां। समुंदरी मुर्गाबी तू किस चीज के बारे में गीत गाती है? नीले गहरे समुंदर के बारे में। पहाड़ी गिद्ध तेरा मनपसंद गीत किस चीज से मुतालिक है? मैदान जंग में पड़ी लाशों से मुतालिक, जो मुझे बेहद मरगूब है। अदब की दुनिया में भी परिंदे होते हैं, वहां भी उकाब और समुंदरी मुर्गाबियां पाई जाती हैं, जो अपनी अपनी पसंद के मुताबिक पहाड़ों के भी गीत गाते हैं और समुंदरों के भी। हर परिंदा अपने वतन और अपने मौजू का हामिल होता है, लेकिन इस दुनिया में पहाड़ी गिद्ध भी होते हैं। उन्हें सबसे ज्यादा अपने आप से मोहब्बत होती है। पहाड़ी गिद्ध जब मैदान जंग में पड़ी किसी लाश की आंखें निकाल रहा हो तो उसे इसकी परवाह नहीं होती कि ये आंखें किसी सूरमा की हैं या किसी बुजदिल की। मैं ऐसे अदीबों से वाकिफ हूं जिनके सामने सिर्फ एक चीज होती है, वक्ती फायदा। आज वो वही काम अंजाम देंगे जो उन्हें आज फायदा मंद लग रहा हो, और कल वो जिसे वो कल के लिए मुफीद समझे। मौजू से मुतालिक कुछ और बातें। मौजू एक ऐसी अलमारी की तरह है जिसमें तरह तरह का सामान भरा हुआ हो। अल्फाज उस अलमारी की कुंजी हैं, लेकिन ख्याल रहे कि ये उसी वक्त कारगर हो सकते हैं जब अलमारी में भरा सामान आपकी मिल्कियत हो, किसी और की नहीं। बाद अदीब हर मौजू पर हाथ मारते चलते हैं, किसी मौजू की गहराई में जाने की कभी कोशिश नहीं करते। वो संदूक का ढकना उठाते हैं, सबसे ऊपर रखी हुई चीजों पर हाथ मारते हैं और भाग लेते हैं। लेकिन जो संदूक का असल मालिक है, उसे ये खबर होती है कि अगर संदूक का सारा सामान एहतियात के साथ एक एक करके हटाया जाए तो बेशकीमत जवाहरात की वो पिटारी हाथ आ सकती है जो सबसे नीचे रखी हुई है। जो लोग सोचे समझे बगैर हर मौजू पर हाथ मारते चलते हैं, वो उस दिला गोलोफ की तरह हैं जो पहाड़ी इलाकों में मशहूर है। उसकी शोहरत की वजह यह है कि उसे शादियां करने का बड़ा शौक था। जिंदगी में उसने 28 बीवियां की, लेकिन आखिरकार उसकी एक भी बीवी न रही। लेकिन इस बिना पर यह भी नहीं कहा जा सकता कि मौजू की हैसियत आपकी वाहिद कानूनी बीवी या अकलौते बच्चे जैसी है, या उस माँ जैसी है जो एक ही होती है, और इसीलिए किसी को ये कहने का हक नहीं कि ये मेरा अपना मौजू है, सिर्फ मेरा मौजू, कोई दूसरा इसे हाथ लगाने की जुर्रत ना करे। मौजू मेरा जरूर है, लेकिन इसके दरवाजे सबके लिए खुले होते हैं। मैंने एक अदीब को दूसरे अदीब से महज इसलिए लड़ते देखा है कि उसने उसका मौजू चुरा लिया था। तुम्हें अर्ची कजाक, गुज़श्ता सदी के कॉमिक शायर जिन्हें कॉमिक अदब का बानी कहा जाता है, तुम्हें अर्ची कजाक के बारे में लिखने की इजाजत किसने दी? उस अदीब ने दूसरे अदीब को डांटते हुए कहा, तुम्हें अच्छी तरह मालूम है कि यह मेरा मौजू है। अर्ची कजाक पर लिखने का अगर किसी को हक है तो सिर्फ मुझे। ये तो खुली हुई डकैती हुई। अदीब साहब इतने गुस्से में थे जैसे कोई उनकी महबूबा को ले भागा हो। मौसूफ को जो जवाब मिला वो पहाड़ी इलाके का ही कोई आदमी दे सकता था। सालार वही बन सकता है जिसकी तलवार तेज भी हो और आबदार भी। हर पैगाम देने वाला दुल्हन का मालिक नहीं बन जाता, शौहर तो वही होता है जो उसके साथ शादी करे। हर मौजू की तरह अर्ची कजाक भी मौजू के लिहाज से उसकी मिल्कियत होगा जो उसके बारे में सबसे अच्छी किताब लिख सके। یقیناً ایک ہی موضوع پر ایک دوسرے سے قطعی آزادانہ طور پر بیک وقت کئی ادیب قلم اٹھا سکتے ہیں۔ ادب کی دنیا میں پنچایتی فارم نہیں ہو سکتے، یہاں تو ہر ادیب کا اپنا کھیت ہوتا ہے اور اپنا قطع، چاہے وہ کتنا ہی تنگ کیوں نہ ہو۔ لیکن میں کسی دوسرے کو اپنے کھیت میں اترنے سے محض اس لیے نہیں روکوں گا کہ میں نے ایک عرصے سے اسے چھوڑ رکھا ہے۔ آپ کو میرے کھیت کی سرحدوں پر نہ چوکیداری کے لیے کتے نظر آئیں گے اور نہ کوئی ایسا چوکیدار جس کے ہاتھوں میں بندوق ہو۔ اور بات تو یہ ہے کہ میرے کھیت کی سرحدیں ہیں بھی کہاں اور ان کا تعین کیا جائے تو کیسے۔ میرا موضوع نہ تو کوئی ایسی وادی ہے جس پر کسی کی نجی ملکیت ہو، اور نہ مسجد کا وہ متبرک مقام جہاں کسی غیر کو جانے کی اجازت نہیں ہوتی۔ ایک بار داغستانی ادیبوں کی ایک کانگریس میں ایک بحث اٹھ کھڑی ہوئی، داغستانی ادیب دوسرے ملکوں اور دوسری قوموں کے بارے میں کیوں لکھیں؟ ایک مقرر نے سوال اٹھایا، اسپین کے رہنے والے اسپین کے بارے میں لکھیں، جاپانی جاپان کے بارے میں، اور جو لوگ اورال کے علاقے میں رہتے ہیں وہ اس علاقے کی صنعتوں پر قلم اٹھائیں۔ مان لیجئے کہ ایک باغ میں کسی چڑیا نے اپنا گھونسلہ بنا رکھا ہے، تو کیا وہ گانے کے لیے کسی دوسرے باغ جائے گی؟ کیا کسی ایسی وادی میں جہاں زرخیز زمین کافی سے زیادہ موجود ہو پتھریلی پہاڑیوں سے مٹی لے جانا مناسب ہوگا؟ کیا کسی چربیدار دمبے کی دم پر تلنے سے پہلے مکھن لگانا ضروری ہے؟ ان باتوں کا جواب جن ادیبوں نے دیا وہ ایک دوسری جمہوریہ سے آئے تھے۔ انہوں نے کہا، جس طرح چڑیا کے پاس گھونسلہ ہوتا ہے اسی طرح جنگلی جانور کے پاس اس کی ماند ہوتی ہے، لیکن سورج چمکتا ہے تو سارے جانور اس سے فائدہ اٹھاتے ہیں، اور پانی برستا ہے تو سبھی پیڑ اس میں بھیگتے ہیں، دھنک نکلتی ہے تو اسے سبھی دیکھتے ہیں، بجلیاں اونچے پہاڑوں پر بھی چمکتی ہیں اور گہری گھاٹیوں میں بھی، کسی دور دراز ملک کے بازار میں خریدے گئے چاول سے بھی مزیدار پلاؤ پکایا جا سکتا ہے۔ میں بہت دور سے آپ کی کانگریس میں شرکت کے لیے آیا ہوں، میں محض آپ کو مبارکباد دینے آیا تھا، لیکن آپ کے پہاڑوں اور آپ کے سمندر سے پیار کرنے لگا ہوں۔ آپ کے یہاں کے نیک دل لوگوں اور آپ کی خوبصورت اور باوقار عورتوں کی قدر میرے دل میں پیدا ہو گئی ہے۔ اگر میں آپ لوگوں کے بارے میں کچھ لکھوں تو میرے وطن کے لوگ میرا شکریہ ادا کریں گے، اور اگر آپ ہمارے علاقے کے بارے میں لکھیں تو اس سے بھی کوئی نقصان نہیں پہنچے گا۔ محبت کی طرح ادیب کا انتخاب بھی آزاد ہوتا ہے۔ کیا محبت دل میں داخل ہونے کے لیے کسی کی اجازت کی طلبگار ہوتی ہے؟ کانگریس میں اس مہمان کا تالیوں کی گونج کے ساتھ خیر مقدم کیا گیا، جس کے الفاظ تیر کی طرح سیدھے اور تیز تھے، لیکن ایک طرف تو میں تالیاں بجا رہا تھا اور مقرر کے الفاظ سے قریب قریب متفق ہوتا جا رہا تھا، دوسری طرف بعض خیالات تھے جو میرا پیچھا نہیں چھوڑ رہے تھے۔ دوسری قوموں اور دوسرے ملکوں کے بارے میں لکھنے میں کوئی حرج نہیں، بشرط یہ کہ آپ کو اپنے موضوع پر پوری گرفت حاصل ہو۔ میرا چھوٹا سا داغستان اور میری وسیع و عریض دنیا دو پہاڑی چشمے ہیں جو وادی تک پہنچتے پہنچتے آپس میں مل کر ایک دھارے کی حیثیت اختیار کر لیتے ہیں۔ آنسو کے دو قطرے جو دو آنکھوں سے ٹپکتے ہیں، دو رخساروں پر مچلتے ہیں، لیکن غم یا مسرت کے ایک ہی جذبے کی پیداوار ہیں۔ دو آنکھوں سے آنسو کے دو قطرے شاعر کے رخسار پر ڈھلکے، ایک قطرے میں غصے کی بو، ایک قطرے میں پیار کی خوشبو، ایک قطرہ غم کا مظہر، ایک میں خوشی کا پیکر۔ آنسو کے دو قطرے، چھوٹے قطرے جیسے دو بلور کے منکے، دو قطرے معمولی قطرے، تنہا تنہا بہتے جائیں، بے کس بے بس قطرے کہلائیں، لیکن جب یہ مل جائیں چمکے جیسے بجلی چمکے، برسے جیسے پانی برسے۔ میرا چھوٹا سا داغستان اور میری وسیع و عریض دنیا، یہ دونوں میری زندگی ہیں، میرا نغمہ ہیں، میری کتاب ہیں، ہاں یہ دونوں میرا موضوع ہیں۔ جو عقاب اپنی اونچی چٹانوں سے اڑ کر نیچے حد نظر تک پھیلے ہوئے میدانوں میں نہیں اترتا وہ عقاب کمزور ہے، اسی طرح جو عقاب حد نظر تک پھیلے ہوئے میدانوں سے اڑ کر اپنی اونچی چٹانوں کو واپس نہیں آتا اسے بھی کمزور ہی کہا جاتا ہے۔ عقاب کے لیے یہ کوئی دشوار کام نہیں، کیونکہ وہ پیدا ہی عقاب ہوا ہے، اور اگر وہ چاہے بھی تو نہ سمندری مرغابی بن سکتا ہے نہ پہاڑی گدھ۔ لیکن ادیب کے لیے عقاب بننا بہت مشکل ہے۔ اگر وہ اس دلیر اور شریف پرندے کی خصوصیات کے ساتھ پیدا نہ ہوا ہو، ہمارے علاقے میں کسی ایسے آدمی کے بارے میں جسے کمز بجانا نہ آتا ہو کہا جاتا ہے کہ فکر نہ کرو، دوسری دنیا میں سیکھ لے گا۔ آپ کو ایسے لاتعداد ادیب ملیں گے جو قلم اٹھاتے ہیں اور لکھنا شروع کر دیتے ہیں، محبت یا نفرت کے کسی جذبے کے تحت نہیں، بلکہ محض اپنی قوت شامہ کے بل پر۔ یہ تو آپ جانتے ہی ہیں کہ جب کوئی اجنبی کسی گاؤں میں پہنچتا ہے تو اس کا فیصلہ وہ اپنی قوت شامہ پر چھوڑ دیتا ہے کہ کس مکان میں ٹھہرے اور کس مکان میں نہیں۔ وہ چولہے کا دھواں باہر نکالنے والی چمنی سے آتی ہوئی مہک کے مطابق فیصلہ کرتا ہے۔ بعض چمنیوں سے مکئی کی روٹی کی مہک نکلتی رہتی ہے اور بعض چمنیوں سے ابلتے ہوئے گوشت کی۔ اکثر ایسا بھی ہوتا ہے کہ شادی کے قابل دو لڑکیوں میں سے، جن میں سے ایک بیوقوف ہے اور دوسری ہوشیار، بیوقوف لڑکی محض اس لیے چن لی جاتی ہے کیونکہ اس کے ساتھ بھاری جہیز بھی ملنے والا ہوتا ہے۔ پھر کچھ ایسے قلمکار بھی ملتے ہیں جنہیں اس سے غرض نہیں ہوتی کہ وہ کس موضوع یا کس ملک کے بارے میں لکھیں۔ ایسے لوگ ان منافع خوروں کی طرح ہیں جو یہ سمجھتے ہیں کہ وہ کھیت سے جتنی ہی دور جائیں گے ان کے مال کے دام اتنے ہی بڑھتے جائیں گے۔ ان قلمکاروں کو دیکھ کر مجھے ایک عورت پر خالشہ یاد آ جاتی ہے جس نے یہ سوچ کر کہ گاؤں میں کوئی بھی مرد اس قابل نہیں ہے جسے وہ اپنا شوہر چن سکے، کسی دوسرے گاؤں کے جوان کی منتظر رہی، لیکن جیسا کہ آسانی کے ساتھ سمجھا جا سکتا ہے اسے زندگی کے آخری لمحات تک کنواری ہی رہنا پڑا۔ جنگل جانے والے دو پہاڑیوں کی کہانی۔ دو آدمی گاؤں سے جنگل کی طرف چلے تاکہ اپنے بیلوں کے لیے نئے جوئے تیار کرنے کی غرض سے لکڑی کاٹ لائیں، کیونکہ جوئے پرانے ہو چکے تھے۔ ان میں سے ایک آدمی کو فوراً ہی ایک مناسب درخت مل گیا اور اس نے خشک لکڑی کے دو عمدہ ٹکڑے کاٹ لیے اور گھر روانہ ہو گیا۔ لیکن اس کا دوست اسی چکر میں پڑا رہا کہ آگے اس سے بھی اچھے اور مناسب پیڑ مل سکتے ہیں۔ غرض، وہ دن بھر جنگل میں چکر لگاتا رہا اور یہ طے نہ کر پایا جس لکڑی کی ضرورت ہے وہ کس پیڑ سے کاٹے۔ آخر اس نے دو شاخیں کاٹیں جو پہلے دیکھی گئی شاخوں کے مقابلے میں کہیں زیادہ خراب تھی۔ وہ کافی رات گئے گھر پہنچا جب اس کا دوست نئے جوئے کی مدد سے اپنا کھیت جوتنے کے بعد گھر لوٹ رہا تھا۔ میں نے یہ کہانی ابو طالب سے سنی تھی ایک خاص موقع پر۔ موقع یہ تھا کہ ایک داغستانی شاعر طویل مسافت کے بعد گھر واپس آیا تھا اور دو معمولی نظمیں بھی ساتھ لایا تھا۔ جو گیت آپ گھر میں رہ کر یاد نہ کر سکے ہوں، وہ اس گھر سے بہت دور بھی یاد نہ رکھا جا سکے گا۔ معمر شاعر نے اپنی بات ختم کرتے ہوئے کہا تھا اور پھر اس میں اضافہ کیا، کبھی کبھی شاعر اس پہاڑی جیسی حرکت کرتے ہیں جو تمام دن اپنی پاپاخ ٹوپی ڈھونڈتا رہا، حالانکہ پاپاخ اس بیوقوف کے اپنے سر پر ہی تھی۔ موضوع کے بارے میں کچھ اور باتیں۔ ایک دن وہ بھی تھا جب میں نے پہلی بار سیر و سیاحت کی غرض سے گاؤں سے قدم باہر نکالے۔ اس دن ماں نے گھر کی کھڑکی پر ایک جلتا ہوا چراغ لا کر رکھ دیا تھا۔ میں آگے بڑھتا جا رہا تھا، مگر جب بھی پیچھے مڑ کر دیکھتا تو مجھے دھند اور اندھیرے میں گھر کی کھڑکی پر جلتے ہوئے اس چراغ کی روشنی نظر آتی۔ میں کئی برس تک کرہ ارض کی سیر کرتا رہا اور میرے پورے سفر کے دوران گھر کی چھوٹی سی کھڑکی میں رکھے ہوئے چراغ کی روشنی میرا ساتھ دیتی رہی۔ پھر جب میں گھر لوٹا اور میں نے گھر کی اسی کھڑکی سے باہر نظر ڈالی तो मुझे वो पूरी दुनिया नजर आई जिसकी मैंने जिंदगी में सियाहत की थी। अदीब को उसका मौजू कौन फराहम करेगा, मौजू की फराहमी के मुकाबले में कहीं ज्यादा आसान यह है कि उसे दिमाग, आंखें, कान और दिल फराहम कर दिया जाए। वो कलमकार जो मोहब्बत या नफरत के एहसास के साथ मौजू तलाश नहीं करते बल्कि उसके लिए कुव्वत शाम्मा का सहारा लेते हैं, कभी अपने अहद के नुमाइंदे नहीं बन सकते। वो एक दिन के नुमाइंदे हो सकते हैं, पूरे अहद के नहीं। या फिर उनकी मिसाल उस बहरी दुल्हन की तरह है जिसकी कहानी अब मैं बयान करने जा रहा हूं। बहरी दुल्हन की कहानी। कहते हैं किसी जमाने में किसी गांव में एक लड़की थी जो सुन नहीं सकती थी। किसी दूसरे गांव से उसके रिश्ते के लिए पैगाम आया। पैगाम देने वाला ये नहीं जानता था कि लड़की समाज से महरूम है। रिश्ता तय हो गया और शादी की तकरीबात शुरू हुई। बहुत सारे मेहमान मौजूद थे। दुल्हन नहीं चाहती थी कि मेहमानों पर उसके बहरे होने का राज खुल जाए। उसने अपनी एक सहेली से मदद मांगी। तय ये हुआ कि ये सहेली दुल्हन के पहलू में बैठेगी और इशारों के जरिए बताती रहेगी कि क्या हो रहा है। अगर हंसी की बात हो रही हो और हंसने का मौका हो तो दुल्हन के बाएं शाने में चुटकी काटेगी, और अगर किसी अफसोसनाक वाक्य का जिक्र हो रहा होगा तो दायां शाना दबाएगी। शादी के मौके पर दुल्हन से ये तवक्को नहीं की जाती कि वो बात करे, बल्कि उसका खामोश रहना ही बेहतर समझा जाता है। चुनाचे थोड़ी देर तक तो मामला अच्छी तरह चलता रहा। दुल्हन हंसी के मौके पर हंस देती और उदासी के मौके पर उदास हो जाती। लेकिन कुछ देर बाद सहेली ये भूल गई कि किस मौके पर कौन सा शाना दबाना है। बायां शाना दबाने का मौका होता तो दायां शाना दबा देती, और दायां शाना दबाने का वक्त आता तो बायां दबा देती। नतीजा जाहिर है, जब साथ में बैठे लोग संजीदा नजर आते तो दुल्हन हंसने लगती, और जब लोग हंस रहे होते तो वो उदास नजर आने लगती और सिसकियां भरने लगती। दूल्हे ने ये देखकर दुल्हन का बगौर जायजा लेना शुरू कर दिया और आखिर में इस नतीजे पर पहुंच ही गया कि अल्फाज उसकी समझ में नहीं आते। चुनाचे डोला जिस रास्ते से आया था उसी रास्ते से वापस लौटा दिया गया। हकीकी अदीब वो है जिसे दाएं या बाएं से इस तरह के इशारों की जरूरत न हो जैसे उस बहरी दुल्हन को थी। उसे कलम उठाने पर अगर कोई चीज मजबूर करे तो वो उसके अपने दिल का दर्द हो, उसके अपने दिल की तड़प हो, या फिर खुशी और मुसर्रत का दाखली एहसास हो। सच्चा अदीब इसलिए नहीं हंसता कि इर्द गिर्द के लोग हंस रहे हैं और उसे उनकी मर्जी के मुताबिक हंसना चाहिए। उसके दिल में गम की लहरें उठती हैं इसलिए नहीं कि वो खुद को दूसरों के रंजो गम का शरीक बनाने की जरूरत महसूस करता है। जी नहीं, शादी का माहौल पैदा करना उसका काम है। होना ये चाहिए कि जब शायर हंसे तो दूसरे भी हंसने पर मजबूर हो जाएं, और जब वो अपने दिल की गहराइयों में करवटें लेने वाले दर्द का इजहार करे तो दूसरे भी यूं महसूस करें जैसे खुद उनके दिल में भी ये दर्द करवटें ले रहा है। जो लोग अभी मेरी बात से मुत्तफिक न हो पाए हों और दूसरों के बताए हुए मौजू पर कलम उठाना आसान तरीन रास्ता समझने पर अब भी मुसर हों, उनकी खिदमत में एक और सबक आमोज वाकया पेश करना चाहता हूँ। याद की एक झलक। मैं हंजा गढ़ी के इब्तदाई मदरसे में दूसरी जमात में था। मेरे बराबर नीली आंखों वाली एक लड़की बैठा करती थी। उसका नाम नैना था। वो एक रूसी उस्तानी की बेटी थी। नैना मुझे अच्छी लगती थी लेकिन मैं उससे उसके बारे में कहने में झिझक महसूस करता था। आखिर मैंने तय किया कि उसे एक खत लिखूं, मगर ये भी मेरे लिए कुछ आसान न था क्योंकि मैं उस वक्त तक रूसी में एक लफ्ज भी नहीं लिख सकता था। मैंने अपने एक दोस्त से कहा कि वो इस सिलसिले में मेरी मदद करे। उसने मुझे कुछ रूसी लफ्ज लिखवा दिए जिनके मैं मानी तक नहीं जानता था। میں نے روسی حروف میں وہ الفاظ جوں کے توں نقل کر دیے۔ میں نے سمجھا کہ میں اظہار محبت کے لیے ویسے ہی خوبصورت الفاظ لکھ رہا ہوں جو میں نینا سے کہنا چاہتا تھا۔ جب میں نے اسے رقعہ دیا تو میرے ہاتھ کانپ رہے تھے، رقعہ کھولتے ہوئے خود نینا کی انگلیاں بھی تھر تھرا رہی تھیں۔ اچانک اس کے چہرے پر ایک سرخی سی پھیل گئی اور وہ ایک ہی جست میں کمرے سے باہر نکل گئی۔ اس نے میرے برابر بیٹھنے سے بھی انکار کر دیا۔ بعد میں مجھے پتا چلا کہ میرے خط میں تو گندے اور بیہودہ الفاظ لکھے ہوئے تھے۔ مجھے ایک اور واقعہ یاد آ رہا ہے۔ جب میں ادارہ ادب میں زیر تعلیم تھا اور نینا لینن نامی ٹیچرز کالج میں پڑھ رہی تھی، تو ایک بار دسمبر میں اس نے مجھے اپنے گھر آنے کی دعوت دی۔ اس دن اس کی سالگرہ تھی۔ میں خاصی دیر تک سوچتا رہا کہ اس موقع پر کیا تحفہ دوں۔ آخر اس نتیجے پر پہنچا کہ سب سے اچھا تحفہ یہ ہوگا کہ میں ایک نظم لکھوں، اس موقع پر سناؤں اور پھر نینا کی نظر کر دوں۔ پھر میں نے سالگرہ کی مبارکباد دیتے ہوئے ایک نظم لکھی اور اپنے ایک ساتھی طالب علم کو، جو خود بھی جوان سال شاعر تھا، اس پر راضی کر لیا کہ وہ روسی میں اس کا ترجمہ کر دے۔ وہ بیچارہ ساری رات ترجمہ کرنے میں مشغول رہا، لیکن جب اس نے اپنا ترجمہ مجھے سنایا تو میں اپنی نظم کو پہچان ہی نہ سکا۔ اس میں جذبات کا لاوا پھوٹ پڑا تھا، ہیجان خیز انداز میں سب کچھ کہہ دیا گیا تھا، لیکن وہ بات نہیں تھی جو میں نینا سے کہنا چاہتا تھا۔ لیکن اب میں بے وقوف بننے کو تیار نہ تھا، کیونکہ بہرحال ایک تجربہ ہو چکا تھا۔ اس لیے میں نے اپنے دوست سے کہا، تم یہ نظم اپنی محبوبہ کو اس کی سالگرہ پر سنانے کے لیے رکھ لو، کیونکہ جو کچھ تم نے لکھا ہے وہ تمہاری اپنی نظم ہے، میری نظم نہیں۔ موضوع ہی سے متعلق کچھ اور باتیں۔ موضوع خوابیدہ مچھلی کی طرح ندی کی بالائی سطح پر بہتا نہیں، اسے تو گہرائیوں میں تلاش کرنا چاہیے، وہاں جہاں بہاؤ بھی تیز ہوتا ہے اور پانی بھی صاف ہوتا ہے۔ اگر غرض ہے تو آپ اسے تلاش کیجئے، اور جہاں آبشار کے گرنے سے بھنور کی سی کیفیت پیدا ہو جاتی ہے، وہاں سے اسے باہر نکالیے۔ ایک آدمی خون پسینہ ایک کر کے پیسہ حاصل کرتا ہے، دوسرے کو اپنے گھر کی چوکھٹ پر ہی ایک سکہ پڑا مل جاتا ہے، کیا دونوں کی قدر و قیمت کے لحاظ سے مساوی قرار دیا جا سکتا ہے؟ پہاڑی علاقوں کے رہنے والے کہتے ہیں کہ اگر آپ پکڑنا چاہیں تو بڑی آسانی کے ساتھ بہت سارے جنگلی جانور پکڑ سکتے ہیں، لیکن ان جانوروں میں یا تو سیار ہوں گے یا خرگوش۔ اس لیے بہتر یہ ہے کہ ایک ہی جانور پکڑا جائے، لیکن وہ لومڑی ہو، اور یہ بات کوئی نہیں کہہ سکتا کہ اس قسم کا جانور کہاں سے ملے گا، کیونکہ یہ ضروری نہیں کہ بہترین شکار اسی گھاٹی میں ملے جو آپ کے گاؤں سے سب سے زیادہ دور ہو۔ کسی زمانے میں ایک شکاری تھا جس کی سب سے بڑی خواہش یہ تھی کہ اس لومڑی کو پکڑے جس کی کھال چاندی کی طرح چمکتی ہے۔ بیچارہ شکاری ساری زندگی اس لومڑی کی تلاش میں پہاڑوں کی خاک چھانتا پھرا۔ جیسے جیسے وہ بوڑھا ہوتا گیا، اس کے لیے زیادہ دور جانا ناممکن بنتا گیا۔ اب اس نے قریب کی ایک گھاٹی میں تلاش شروع کی جو اس کے مکان سے تھوڑے ہی فاصلے پر تھی، اور اسے اسی گھاٹی میں خوبصورت روپہلی لومڑی مل گئی۔ اب تک تو کہاں چھپی ہوئی تھی؟ شکاری نے لومڑی سے پوچھا۔ میں ساری زندگی تیری تلاش میں بھٹکتا رہا، میں ہمیشہ اسی جگہ رہی، لومڑی نے جواب دیا۔ کیا تمہیں معلوم نہیں کہ تم تلاش میں پوری عمر گنوا سکتے ہو، لیکن صرف ایک دن، بلکہ صرف ایک لمحہ ہی تمہیں کامیابی سے ہمکنار کر سکتا ہے۔ اسی طرح ادیب کی زندگی میں کوئی ایک دن ایسا آ سکتا ہے جب وہ اپنی ذات کا عرفان حاصل کرتا ہے اور اسے اس کا موضوع مل جاتا ہے، وہ موضوع جسے پھر کبھی ہاتھ سے جانے نہیں دینا چاہیے۔ اگر وہ یہ غلطی کرتا ہے تو پھر اس کا حشر بھی میرے ایک شناسہ جیسا ہوگا۔ اور اب اس ڈرامے کے بارے میں جو میرے ایک جاننے والے نے لکھا تھا۔ داغستان کے ایک ادیب نے ایک بار پنچایتی فارم کی زندگی سے متعلق ایک ڈرامہ لکھا۔ موضوع کی اہمیت کے باوجود جس تھیٹر کو یہ ڈرامہ بھیجا گیا تھا اس نے اسے رد کر دیا۔ رد کرنے کی جو وجہ بتائی گئی وہ انتہائی کمزور تھی۔ کہا یہ گیا کہ ڈرامہ غیر دلچسپ ہے۔ کوئی دوسرا ادیب ہوتا تو وہ صبر کر کے بیٹھ رہتا، لیکن میرے یہ دوست کہاں ماننے والے تھے، انہوں نے بہت برا مانا اور متعلقہ حلقوں سے سلسلہ قائم کیا۔ نتیجے میں ایک کمیشن مقرر کیا گیا اور اسے یہ کام سونپا گیا کہ وہ اس سوال پر غور کرنے کے بعد مناسب اقدامات اپنائے۔ اس سلسلے میں تحقیقات کے بعد جو شکل سامنے آئی وہ اس طرح تھی۔ ڈرامہ پنچایتی فارم سے وابستہ دو گروہوں کی سوشلسٹ مسابقت پر مبنی تھا، جو گیہوں کی فصل ایک دوسرے سے زیادہ بہتر حاصل کرنا چاہتے تھے۔ ڈرامہ نگار نے یہ سب کچھ خوش آئند گیتوں کے ساتھ پیش کیا تھا۔ کمیشن کو ڈرامے کا پلاٹ یقیناً پسند آیا ہوتا اور ڈرامے کی راہ میں کوئی رکاوٹ نہ ہوتی، بشرطیکہ صورتحال میں خاص تبدیلی نہ آتی۔ ہوا یہ کہ جس وقت ڈرامہ زیر غور تھا، اسی وقت یہ فیصلہ کیا گیا کہ کومیک کا اسٹیپ گیہوں کے بجائے کپاس کی کاشت کے لیے زیادہ موزوں ہے، اس لیے وہاں کپاس بوئی جانی چاہیے۔ چونکہ ڈرامے میں دونوں گروہوں کو گیہوں کی فصل کاٹتے ہوئے ایک دوسرے سے مقابلہ کرتے دکھایا گیا تھا، اس لیے گیہوں کا موضوع اس صورت حال سے قطعی مناسبت نہیں رکھتا تھا جس میں اب کپاس کی کاشت کی جا رہی تھی۔ ڈرامہ نگار نے ڈرامے میں تبدیلی کا کام شروع کر دیا اور کپاس کے پودوں میں پھول آنے سے پہلے ہی یہ نیا ڈرامہ بھی تیار ہو گیا۔ لیکن ابھی ڈرامے کی یہ نئی شکل زیر غور ہی تھی کہ صورتحال میں ایک اور تبدیلی ہوئی۔ تجربے سے ثابت ہوا کہ کپاس کی کاشت کومیک اسٹیپ کے لیے گیہوں سے بھی زیادہ نامناسب ہے، یہاں کے لیے مکئی کی فصل ہی سب سے بہتر رہے گی۔ محنتی ڈرامہ نگار نے اب نئے سرے سے ڈرامے میں تبدیلی کا ارادہ کیا۔ میں نہیں کہہ سکتا کہ معاملے کا حشر کیا ہوتا، لیکن اتفاق یہ ہوا کہ تھیٹر میں آگ لگ گئی اور اس کا سارا سامان جل کر رہ گیا۔ یکے بعد دیگرے پیش آنے والے ان حادثوں سے اکتا کر میرا یہ شناسہ ایک دریا کے ڈھلوان کناروں پر پہنچا اور ڈرامے کے مسودے کو تیز لہروں کے سپرد کر دیا، اپنے اس عمل پر کسی بھی پچھتاوے کے بغیر۔ میں سمجھتا ہوں کہ آپ کو اسی طرح کا ایک اور واقعہ سناؤں، یہ بھی ایک ڈرامے سے متعلق ہے جو ایک روسی ادیب نے لکھا تھا اور جس کا عنوان تھا ولولہ پرور لوگ۔ یہ ڈرامہ موضوع کے اعتبار سے نہ کپاس کی کاشت سے متعلق تھا نہ گیہوں کی کاشت سے، اس کا موضوع ماہی گیر تھے۔ مختصراً موضوع یہ تھا، ایک زمانے میں پہاڑی لوگوں کو اس پر آمادہ کرنے کی مہم چلائی گئی تھی کہ وہ اپنے قدیم پہاڑی گاؤں کو چھوڑ کر میدانوں کے ساحلی علاقوں میں آباد ہو جائیں۔ یہ مسئلہ کافی پیچیدہ ہے، اس لیے میں تفصیلات میں جانا نہیں چاہتا۔ البتہ حقیقت یہ ہے کہ اس طرح اثر نو بسائے گئے پہاڑی باشندے جو صدیوں سے بھیڑیں پالتے رہے، نئے حالات میں کبھی کبھی ماہی گیر بھی بن گئے ہیں۔ میری سمجھ میں یہ بات نہیں آتی کہ معمولی درجے کے ماہی گیروں کو بھیڑ کا پالن پوسن کرنے والے بہترین چرواہوں پر فوقیت کیوں دی جائے، لیکن یہ معاملہ چونکہ مجھ سے متعلق نہیں اس لیے میں کچھ کہنا نہیں چاہتا۔ بہرحال ڈرامے کا پلاٹ کچھ اس طرح تھا کہ ایک دور دراز پہاڑی گاؤں کے سابق باشندے کس طرح بحر کیسپین کے ماہی گیر بن گئے۔ چونکہ ڈرامے میں جو کردار پیش کیے گئے تھے وہ آوار تھے، اس لیے ڈرامہ نگار نے اپنا ڈرامہ ایک آوار تھیٹر کو بھیجا، جہاں سے ڈرامہ فوراً ہی واپس کر دیا گیا۔ اب ڈرامہ نگار کیا کرتا، کوئی اور ہوتا تو اس کا دل ٹوٹ جاتا اور حالت خراب ہو جاتی۔ لیکن جیسا کہ اکثر ہم نے شطرنج کی بساط پر دیکھا ہے، موروں کی کسی ایک چال کے ذریعے پورا نقشہ بدل جاتا ہے۔ مثلا اگر سیاہ موروں کو مات کا سامنا ہو تو گھوڑے کی ایک چال مات کا رخ سفید موروں کی طرف موڑ دیتی ہے، اور اب سفید موروں کے لیے لینے کے دینے پڑ جاتے ہیں۔ ولولہ پرور لوگ کے خالق نے بھی اسی طرح کی چال اپنائی، اس نے فوراً ہی آوار کرداروں کی جگہ کومیک کردار رکھ دیے اور ڈرامہ کومیک تھیٹر کو بھیج دیا۔ لیکن اس سے بھی بات نہیں بنی، کیونکہ کومیک تھیٹر نے بھی کسی ایسے ڈرامے کو اسٹیج کرنے سے انکار کر دیا جس میں پہاڑی علاقے کے چرواہوں کو ماہی گیر بنا دیا گیا ہو۔ چونکہ داغستان میں بہت ساری قومیتیں آباد ہیں، اس لیے ڈرامہ نگار موصوف مہروں کی طرح کرداروں کے نام بدلتے رہے، کبھی دارغین نام ان کرداروں نے اپنائے اور کبھی لزغین، لیکن کوئی بھی اچھا ماہی گیر بننے کے لیے تیار نہ ہوا۔ ڈرامے کی صورتحال کچھ اس بھوکے کتے جیسی تھی जिसको दरवाजे पर से इसलिए भगा दिया गया कि घर में खाने को कुछ न था, और उसने कई दरवाजों पर हाजिरी दी मगर कहीं भी उसे एक हड्डी न मिल सकी। कई साल बाद ड्रामा निगार साहब अदब की आला तालीम के लिए मास्को तशरीफ ले गए। वहां से महाज किले तक जो अफवाहें पहुंची, उनसे मालूम हुआ कि माहीगीर पुरुषरार तौर पर खाना बदोशों में बदल गए हैं। जब मास्को के रोमेन थिएटर ने ड्रामे से कुछ दिलचस्पी का मुजाहरा किया तो इस लंगड़ी दुल्हन को भी आखिरकार एक शौहर मिल ही गया, मगर ये शादी भी चंद्रोदा साबित हुई। अभी अभी मैंने अपने दो जानने वालों के ड्रामों के बखिये उधेड़े हैं। अगर मैंने ये बातें अदीबों की किसी कॉन्फ्रेंस में कही होती तो मुझसे कब का ये मुतालबा हो चुका होता कि जरा खुद एहतसाबी पर तवज्जो दूं। मैं अपने बारे में क्या कह सकता हूं, बस इतना ही कह दूं कि अगर मैं अदबी मैदान में ऐसा कोई इन्हराफ करता तो इसका एतराफ करने में मुझे खुशी होती, लेकिन मेरे जमीर पर भी एक बोझ है जिसके मुकाबले में ये सारे मकई, कपास और मछली से मुतालिक मौजूआत कतई बेहकीकत और मामूली बनकर रह जाते हैं। अपने इब्तदाई दौर में मुझसे एक ऐसी गलती सरजद हो चुकी है जिस पर आज तक मैं शर्मिंदगी महसूस करता हूं। मेरे दोस्तों ने बार बार और बड़ी बेबाकी के साथ इस गलती पर मेरी सरजनिश की है और यूं मुझे सजा मिलती रही है, लेकिन मेरा जमीर जिस तरह मुझे सजा देता रहा उससे ज्यादा सख्त सजा कोई दे ही नहीं सकता। अब्बा कहा करते थे, अगर तुमने कोई शर्मनाक हरकत ऐसी की है जो तुम्हारे शायान शान न थी तो चाहे लाख दुआएं करो, वो दाग तुम्हारी पेशानी से मिट नहीं सकता। अब्बा ये भी कहा करते थे, अगर किसी आदमी ने शर्मनाक रवैया अख्तियार किया हो और कई साल बाद इस रवैये पर शर्मिंदा हो तो उसकी मिसाल ऐसी ही है जैसे कोई पुराना कर्ज उन सिक्कों के जरिए अदा करना जो राइज न रहे हों। और अब्बा ही का ये भी कहना था कि अगर तुम बुरे आदमी को खुली छूट दे देते हो और उसे मकान से बाहर निकल जाने देते हो तो फिर उसकी जगह को पीटने से क्या फायदा जहां वो बैठा हुआ था। बैल चोर जा चुके हों तो दरवाजे पर भारी ताला लगाने की क्या जरूरत है। ये सारी बातें सही हैं और मैं जानता हूं कि जब तीर कमान से निकल चुका हो तो अफसोस करने से कोई फायदा नहीं, मगर मेरे कारईन कभी कभी मुझे ऐसे खतूत लिखते हैं जिनसे मुझे कुछ ऐसी बातें याद आ जाती हैं कि पुराने जख्म फिर हरे हो जाते हैं। यूं लगता है जैसे ये लोग मेरी खिड़की पर पत्थर बरसा रहे हों और ये कह रहे हों कि रसूल हमजा तोफ बाहर आओ, हमें अपना मुंह दिखाओ, हमको जो तुम्हारी तहरीरें पढ़ते हैं, ये बताओ कि ये सब कुछ कैसे हुआ। मैं तुम्हें क्या बताऊं, तुम्हें याद नहीं 1951 में तुमने एक नज्म लिखी थी जिसमें शाहमील पर कीचड़ उछाला था, लेकिन 1962 में तुमने उनकी तारीफ में नज्म लिखी। दोनों ही नज्मों पर रसूल हमजा तोफ के दस्तखत थे। हम ये जानना चाहते हैं कि दोनों रसूल एक ही जात के नाम थे या दोनों में कोई फर्क था, और इन दोनों में से किसकी बात का यकीन किया जाए, यह असल सवाल है। तीर अगर जिस्म के किसी दूसरे हिस्से में पैवस्त हो गया हो तो उसे बाहर निकाला जा सकता है, लेकिन दिल में उतर जाने वाले तीर का क्या किया जाए। अजीज कारीन, मैं नहीं जानता कि आपकी उम्रें क्या हैं, हो सकता है अभी आपने शबाब की मंजिलों में कदम ही रखा हो। मैं ये भी नहीं जानता कि कभी आपको जिंदगी में कुछ हदें पार करनी पड़ी हैं या नहीं। मेरे साथ ऐसा हो चुका है, मैंने मोहब्बत की और मैं खुद को भी ये बताने से कासिर था कि मैं किस चीज़ से मोहब्बत कर रहा हूँ, और बाद में मुझे निदामत का सामना करना पड़ा। ऐसा होता है कि दो पड़ोसियों की खिड़कियों के दरमियान एक तंग गली सी है, दोनों ही खिड़कियों पर दो पड़ोसी आमने सामने खड़े हैं और लगातार आपस में लड़ रहे हैं और एक दूसरे पर तोहमत रख रहे हैं। उनमें जो बड़ा है वो छोटे को डांट रहा है और जो छोटा है वो बड़े को मुरीद इल्ज़ाम करार दे रहा है। मैं भी उन झगड़ालू पड़ोसियों की तरह हूँ, दोनों खिड़कियों पर जो चेहरे हैं वो मेरे अपने ही हैं। फ़र्क सिर्फ इतना है कि एक में वो रसूल है जो कभी जवान था और दूसरे में वो रसूल जो आज मैं हूँ। ज़माने की आबोताब ने मेरी आँखें चकाचौंध कर दी थीं। बिल्कुल उसी तरह जैसे एक नातजर्बकार नौजवान किसी खुश अंदाम दोशीजा की मोहब्बत में अंधा हो जाता है। मैंने भी वाकयात को एक ऐसे ही नौजवान की नज़र से देखा और जिस तरह उसे अपनी पसंदीदा लड़की में मामूली सी कमी भी नज़र नहीं आती, उसी तरह मैं भी इस मामले में अंधा बन गया था। जैसे कि कहावत है, जैसी छड़ी वैसी उसकी परछाई। तो सच बात यह है कि मैं भी वक्त की परछाई बन गया था। सरकारी तौर पर यह ऐलान हुआ था कि शाह मील बरतानिया और तुर्की के जासूस थे जिनका काम कौमों के दरमियान नफरत को हवा देना था, और जिस घर में ये बात कही जा रही थी मैंने उस पर और उस घर के मालिक पर एतबार किया, और ये उसी एतबार का नतीजा था कि मैंने वो नज़्म लिखी जिसमें हमारे शाह मील का पर्दाफाश किया गया था। आज कुछ लोग मेरी तसल्ली के लिए कहते हैं, हमने सुना है कि तुमने वो अशार खसूसी हिदायत पर लिखे थे और तुम्हें उन अशार की तख्लीक पर मजबूर किया गया था, लेकिन ये सही नहीं क्योंकि किसी ने मुझ पर दबाव नहीं डाला था। ये मैं खुद था जिसने अपनी आज़ादाना ख्वाहिश पर शाह मील के बारे में वो अशार लिखे थे और उन्हें लेकर अखबार के दफ्तर गया था। मेरी हैसियत पहाड़ी इलाकों के उन बाशिंदों जैसी थी जो कुरान शरीफ के औराक उलटते जाते हैं, हालांकि उन्हें अरबी का एक लफ्ज़ भी नहीं आता, उसके बावजूद एक लफ्ज़ समझे बगैर महज कुरान पाक के औराक उलटने में एक तरह की मुसर्रत और तमानियत महसूस करते हैं। जी हाँ, मैं वक्त की परछाई बन गया था। हालांकि शायर को कभी परछाई नहीं बनना चाहिए, उसे तो शोला होना चाहिए, रोशनी का सरचश्मा। अब इससे बहस नहीं कि यह रोशनी किसी मामूली दिए की है या सूरज की। रोशनी परछाई नहीं हो सकती, वो तो सिर्फ रोशनी होती है। मैं गालबन इन सारी बातों से कुछ देर में वाकिफ हुआ। सेब तरह तरह के होते हैं, बाज सेब जल्दी तैयार हो जाते हैं और बाज खजा में ही जाकर कहीं इस काबिल होते हैं कि उन्हें खाया जा सके। गालबन मैं भी उसी तरह का सेब हूं जो खजा में तैयार होता है। ये था सारा किस्सा। अब रही मेरे जख्म की बात, तो वो आज भी ताज़ा है और आज भी उसकी कसक दिल में महसूस होती है। बरसों पहले दिल पर मेरे जख्म लगा था, अब भी अक्सर निस्तर बनकर जाग उठता है। वो जो मेरे दादा के पाक होंठों पर गीत बना था, किस्सा बनकर गूंज उठा था। एक किस्सा और उसका हीरो बचपन का हिस्सा बनकर मेरी यादों के आंगन में आंख मचोली खेल रहा है। मेरे घर के आगे खेतों में, मैदानों में, शाम की धुंधली तारीकी में उसकी फौजों जैसे बादल हर लम्हा उमड़े आते हैं। वो मेरे कोहिस्तान का नगमा जिसको मेरा बचपन माँ के होठों से सुनता आया, मेरी माँ के बोझल आंसू जिनको कभी वो रोक न पाई, शबनम के कतरों की सूरत मेरे खेतों मैदानों में बिखरे हैं। बूढ़ा वीर बहादुर कफकाजी टोपी ओढ़े देख रहा है, एक ऊंची दीवार से नीचे झांक रहा है, बाएं हाथ से पकड़े अपनी दोधारी तलवार का कब्जा दाएं जानिब डोल रहा है म्यान का साया। हाँ, मेरी यादों में अब भी वो तस्वीर मचल उठती है। इसने देखा मुझसे बड़े दो भाई मेरे, कैसे रन की सिम सिधारे, कैसे मेरी अपनी बहन ने सोने के नेकलेस और हार उतारे, दान में बख्शे ताकि ऐसा टैंक बने जिस पर बूढ़े वीर बहादुर कफकाजी टोपी वाले उस हीरो का नाम खुदा हो। और अब्बा ने अपनी मौत से कुछ दिन पहले उस हीरो के गुण गाए थे, लेकिन ये भी सच्चाई है, कड़वी लेकिन सच्चाई। उस हीरो को दुश्मन का एजेंट बताकर एक दुनिया ने उसके सर इल्जाम तराशे। मेरा तो ये भी कहना है, अब्बा पर ये चोट न पड़ती तो कुछ दिन वो और भी जीते, लेकिन हाय खुद मेरा भी हाथ है इसमें। मैंने भी बातों में आकर औरों के हमराह चलाई शेरों की शमशीरें उस पर। वो तलवार अजदाद की मेरे जो दुश्मन के खून में नहाई, उसको मैंने लोगों की बातों में पढ़कर गद्दारों का हरबा समझा, दुश्मन का हथियार बताया। अब भी रात की खामोशी में उसके भारी कदमों की आहट मिलती है। जब दीपक बुझ जाते हैं खिड़की में से उसका साया, वो जिसने जमकर अखलगु की आन बचाई। गो नैब का दरवेश सिपाही आ जाता है खुद मेरे अपने कमरे में आ जाता है और ये कहता है, कितनी जंगें लड़ता आया, کتنا خون بہایا میں نے، کتنا درد اٹھایا میں نے، میرے بدن پر، میری قبا پر 19 زخموں کے پیوند اب بھی دیکھے جا سکتے ہیں۔ پھر بھی میں نے صبر کیا تھا، لیکن تم نے شیروں کے یہ تیر چلا کر زخم لگایا ہے ایسا جیسا زخم کبھی نہ کھایا۔ خنجر کے، تلوار کے اور گولی کے زخم ایک طرف اور یہ زخم ایک جانب، یہ پہلا زخم ہے جو میں نے اپنے کوہستان کے ایک بیٹے کے ہاتھوں کھایا۔ تم نے وہ جو تیر چلایا میرے دل میں جا اترا ہے۔ ہو سکتا ہے غزوہ اور جہاد کے نعرے اب فرسودہ سمجھے جائیں، لیکن میرے بچے، ان نعروں نے ایک دن تیرے کوہستان کی حرمت اور اس کا ناموس بچایا۔ ہو سکتا ہے آج کی دنیا ان حربوں کو کوہنا سمجھے، لیکن یہ وہ حربیں ہیں جو آزادی کے ضامن بن کر رن کے میدانوں میں چمکے، دشمن پر طوفان سے ٹوٹے۔ میں کوہستانی شاہین بن کر ہر پل جنگ کے میدانوں میں لڑتا آیا، گانا سننے، جشن منانے کی فرصت کب پائی میں نے؟ یہ بھی سچ ہے، ایک شاعر کو کوڑے بھی لگوائے تھے۔ یہ بھی سچ ہے، میرا وہ اقدام غلط تھا، غصے میں بے قابو ہونا کوئی اچھی بات نہیں ہے۔ لیکن مجھ کو تم جیسے پھوہڑ شاعر جب ملتے ہیں جن کے گیتوں، نظموں اور شعروں میں کھوکھلا پن ہو، تو میرا یہ جی ہوتا ہے، میرے ہاتھ میں کوڑا ہوتا تو وہ فسانہ پھر دہراتا، یوں ہی سحر تک وہ سایہ جو ہر شب اندھیارے میں اپنی ہینا آلود داڑھی، چہرے کی تابانی لے کر میرے کمرے میں آتا ہے، منڈلاتا ہے، طنز کے لاکھوں تیر چلا کر مجھ کو اپنا زخم دکھا کر، شرم کا ایک احساس دلا کر جانے کہاں پھر چھپ جاتا ہے۔ میں نے جو حرکت کی تھی اس حرکت پر میں نادم ہوں، میں نے جو حرکت کی تھی اس حرکت پر میں نادم ہوں، اس سائے سے بھی نادم جو ہر شب تاریکی میں منڈلاتا ہے، اور اپنے لوگوں سے بھی، بوڑھے ویر بہادر کا اس غزوے میں ایک ساتھی تھا، حاجی مراد، جس نے اپنے پیر سے رشتے توڑ لیے تھے، بعد میں اس کو غلطی کا احساس ہوا تھا، پیر سے وہ ملنے کو چلا تھا لیکن ایک دلدل میں پھنس کر بیچارہ اپنی جان گواں بیٹھا تھا۔ میں بھی اگر دوبارہ چاہوں اس کی خدمت میں جانا تو ناممکن ہے، کیونکہ میرے اور اس کے بیچ میں حائل ایک دریا ہے، وقت کا دریا، اس کا رستہ اس کا رستہ تھا، میرا رستہ میرا رستہ ہے۔ اب تو مجھ کو اپنے ان اشعار کی قیمت شب بیداری، شرم و ندامت سے ہی پوری کرنی ہوگی۔ یہ بھی سچ ہے، معافی کی کچھ آس اگر ہو سب کچھ کر سکتا ہوں، لیکن ڈرتا ہوں کوئی دلدل میری بھی اس راہ گزر میں آ دھمکی تو کیا ہوگا۔ لیکن ایک سچائی اس سے بھی کچھ زیادہ برتر سچائی یہ ہے، ایک شاعر کی غداری کو معافی دینا وہ کیا جانے جو تلوار سے لکھتا ہو۔ آنے والے دور کے قصے، آنے والے دور کے نغمے، اور اب اس معافی کی درخواست بھی کرنا، ایک سیے لا حاصل ہوگا۔ اب تو مجھ کو جیتے جی اپنی جبیں کا یہ دھبا، اپنا یہ آلودہ دامن، غلطی کے احساس کا بوجھا ان کاندھوں پر ڈھونا ہوگا۔ لیکن میری قوم کے لوگوں، یہ بوجھا اتنا ہی رکھو جتنا میں ڈھو پاؤں یا سہ پاؤں۔ میں نادم ہوں، لیکن اے محبوب وطن، مجھ پر ایسی تیکھی نظروں کے تیر نہ برسا جیسے کوئی ماں بچے کی بیجا حرکت پر خود شرمندہ ہو جاتی ہے یا سو علم میں کھو جاتی ہے۔ مجھے نہیں معلوم کہ داغستان کے لوگوں نے یا شاہ میر کی روح نے مجھے میرے پرانے اشعار کے لیے معاف کر دیا ہے یا نہیں۔ میں تو صرف اتنا جانتا ہوں کہ میرا ضمیر مجھے کبھی معاف نہیں کر سکتا۔ شاہ میر سے مت الجھو، ابا کہا کرتے تھے، اگر تم نے ایسا کیا تو زندگی بھر سکون نہ پا سکو گے۔ ابا نے کتنی صحیح بات کہی تھی، کوہستانوں کا بیٹا ہوں، ناز و نیم میں کیا جانوں، بچپن سے پٹتا آیا، جھڑکا جاتا، جب بھی کوئی غلطی کرتا ایسے کان ایٹھے جاتے، لال گلابوں سے ہو جاتے، یہ سب کچھ ابا کرتے۔ اب ابا تو دور سدھارے، اب تو اکثر وقت کے ہاتھوں ایسے کان ایٹھے جاتے ہیں جیسے کوئی ساز اٹھائے، اس کا کوئی تار ذرا سا ڈھیلا پائے، پھر قوت سے تار کو دوبارہ کس دے۔ وقت، وہ وقت جس کے سال دنوں سے بنتے ہیں اور صدیاں برسوں پر مشتمل ہوتی ہیں۔ اب سوال یہ ہوتا ہے کہ دور کسے کہا جائے، ایک دور صدیوں پر مشتمل ہوتا ہے یا محض برسوں پر، یا پھر کوئی واحد دن بھی دور میں تبدیل ہو سکتا ہے، कोई पेड़ 5 महीनों तक सरसब्ज़ शादाब पत्तियों का लिबास ओढ़े खड़ा रहता है, लेकिन एक वाहिद दिन या एक अकेली रात में उसकी सब्ज पत्तियां जर्द हो जाती हैं। और इसके बरक्स भी होता है कि 5 महीनों तक कोई पेड़ नंगा बुच्चा खड़ा रहे, फिर एक धूप से भरे रोशन दिन उसमें नई कोपले फूट उठें और फिर एक ही खुशगवार सुबह उसका दामन फूलों से भरने के लिए काफ़ी हो। बाज पेड़ ऐसे होते हैं जो हर महीने रंग बदलते रहते हैं और बाज ऐसे जिनका रंग कभी तब्दील नहीं होता। कुछ चिड़ियां ऐसी होती हैं जो मौसम के लिहाज से अपने आशियाने बदलती रहती हैं, लेकिन उकाब एक ऐसा परिंदा है जो हमेशा अपने कोहिस्तानी वतन का वफादार रहता है और उसे कभी नहीं छोड़ता। चिड़ियों को हवा के खिलाफ उड़ना पसंद है। एक अच्छी मछली हमेशा रौ के मुखालिफ तैरती है। सच्चा शायर वो है जो दिल और ज़मीर की आवाज़ पर चलता है और अगर ज़रूरत पड़े तो आलमी राय आमा से टकराने में भी दरेग नहीं करता। अपनी नोटबुक से गुज़श्ता साल मेरे दोस्त एक आवार शायर का मजमूए कलाम शाया हुआ। सारी नज़मों को बड़ी एहतियात के साथ मुख्तलिफ खानों में बांट दिया गया था, जैसे वो नज़में किसी शहर के किसी एक मकान का हिस्सा हों। मसलन सियासी या शहरी हकूक़ से ताल्लुक़ रखने वाली नज़में यूं लगती जैसे मुताला का कमरा हो। दाखली जज्बात और मोहब्बत की तर्जुमानी करने वाली नज़मों को ख्वाबगाह समझा जा सकता था। आम नौयत की बहुत सारी नज़में ड्राइंग रूम की कमी पूरी करती थीं। अब मेरी समझ में नहीं आ रहा है कि ज़रात, अनाज और चरवाहों से मुताल्लिक नज़मों को किस खाने में रखूँ। गालबन बावर्ची खाना उनके लिए मौजू तरीन जगह होगा। एक मुग़न्नी दागिस्तानी मुग़न्नियों के किसी मुकाबले में हिस्सा लेने की गरज से मखाज किला आया। हमारे शायर ने जिसने इस कदर एहतियात के साथ अपनी नज़मों को मुख्तलिफ खानों में बांट रखा था, उस मुग़न्नी से फरमाइश की कि वो हर खाने से एक एक नज़म गा दे। मुग़न्नी ने कम्ज के तार छेड़े, कई मिनट तक खामोश बैठा रहा जैसे शायर के ख्यालात पर गिरफ्त हासिल कर रहा हो, और फिर उसने गाना शुरू कर दिया। गाना खासी देर तक जारी रहा और लोग परेशान होने लगे कि अगर एक बाप से लिया हुआ गाना इतना तवील होगा तो फिर ये मुग़न्नी रुकेगा कहाँ जाकर, क्योंकि मजमूआ तो 4 अबवाब में तकसीम है। बिलाखिर मुग़न्नी ने गाना मौकूफ़ किया और सांस पर हाथ रखकर तारों की लर्जिश रुकी। पता ये चला कि उस मुग़न्नी ने वो सारे खुसूसी अफकार और जज्बात एक गाने में समो लिए थे जो पूरी किताब में बिखरे हुए थे। शायर ने पूछा कि उसने ऐसा क्यों किया। मुग़न्नी ने जवाब दिया, सुनो दोस्त, ये रहा मेरा कम्ज, इसमें 3 तार हैं। मैं ये नहीं कर सकता कि पहले एक तार बजाऊं, फिर दूसरा और फिर तीसरा। क्या मुग़न्नी ने जो बात कही वो सही नहीं थी? मौजू ही से मुतालिक कुछ और बातें। गालिबन बहुत सारे लोग ये बात नहीं जानते कि हम पहाड़ियों में कभी एक ऐसा आदमी भी था जिसे अपने नए जूतों पर बड़ा नाज था। वो इस पर गर्द का एक जर्रा भी बैठने न देता। जूतों को मट्टी से बचाने के लिए वो हमेशा पंजों के बल चलता। एक दिन वो एक ऐसी जगह जा पहुंचा जहां घुटनों तक कीचड़ था। अब क्या हुआ, उस बेचारे ने पैरों के बजाय हाथों के बल चलकर जमीन का यह हिस्सा पार किया। ऐसा भी होता है, जैसे शोरा अदब की तख्लीक में मसरूफ न हो बल्कि एतवार की किसी घुड़दौड़ में हिस्सा ले रहे हों। अपने घोड़े को मुकाबले में कामयाब कराने और इनाम दिलाने की गरज से वो बेतहाशा चाबुक बरसाते हैं, यहां तक कि उनके घोड़े खून से शराबूर हो जाते हैं। का नशा तो कुछ देर बाद उतर जाता है, लेकिन चाबुक से लगने वाले जख्म ठीक होने में खासी देर लगती है। तलतील के अली बोलात की तरह ये शोरा भी हमा वक्त तैयार रहते हैं। लेकिन ठहरिए, मैंने ये तो बताया ही नहीं कि ये अली बोलात था कौन। अनजा के नायब ने एक बार अपने नौकर अली बोलात से कहा, कल सुबह तलतील गांव जाने के लिए तैयारी कर लो। मैं बिल्कुल तैयार हूं, वफादार नौकर ने जवाब दिया। दूसरे दिन सुबह इतने सवेरे कि सूरज की किरणें पहाड़ की चोटियों तक भी न पहुंच पाई थीं, अली बोलात ने अपने घोड़े पर जीन कसी और चल पड़ा। रात होते होते वह हनजा वापस आ गया। हनजा के करीब ही उसे उसके कई पहाड़ी दोस्त मिल गए। अस्सलामु अलैकुम अली बोलात, क्या बहुत दूर से आ रहे हो? हाँ, तलतील तक गया था और वहीं से वापस आ रहा हूँ। किस काम से तलतील गए थे, दोस्तों ने पूछा। अब मैं क्या जानूं, ये सब तो नायब साहब जाने, कल रात उन्होंने मुझे तलतील जाने का हुक्म दिया था, सो मैं हो आया। आप जाने, इस तरह के अलीबोलात हम अदीबों के कबीले में भी पाए जाते हैं। मैंने ऐसे बहुत से नौजवानों को देखा है कि जब वो शादी करना चाहते हैं तो अपने जज्बात और एहसासात का ख्याल नहीं करते, बल्कि अपने अजीज़ों से, अपने चचा और अपनी फूफियों से मशवरा लेते हैं। लेकिन अदीब को कुव्वत तख्लीक के साथ अगर दायमी रिश्ता जोड़ना हो तो उसकी असास मोहब्बत और सिर्फ मोहब्बत पर होनी चाहिए। फूफी के मशवरे से होने वाली शादी के नतीजे में जीता जागता बच्चा जन्म ले सकता है, लेकिन लोगों का कहना है कि मियां बीवी के दरमियान मोहब्बत के बंधन जितने मजबूत होंगे उनका बच्चा भी उतना ही खूबसूरत होगा। लेकिन अगर कोई अदीब मोहब्बत के बगैर अपने मौजू के साथ तख्लीक का रिश्ता कायम करता है तो जो किताब जन्म लेती है उसकी हैसियत असकात हमल की सी होती है। इसीलिए मौजू से रिश्ता जोड़ने से पहले अदीब को अपने दिल की धड़कनों की तरफ ध्यान देना चाहिए और दिल की पुकार सुननी चाहिए। अपने एक दोस्त की किताब के बारे में, मुझे अच्छी तरह वो साल तो याद नहीं जब यह वाकया रूनुमा हुआ था, अलबत्ता इतना याद है कि अचानक ये ऐलान हुआ कि मुल्क को गोगोल और साल्टिकोफ, शचिद्रेन जैसे अदीबों की ज़रूरत है। सोवियत अदब में तंज़ो मज़ाक का हिस्सा फौरी तौर पर बुलंद होना चाहिए। मेरे एक दोस्त हैं जो शायर भी हैं, नसर निगार भी और मुदीर भी। मुख्तसर ये कि उनका शुमार अहले कलम में होता है। इस अपील पर लब्बैक कहते हुए उन्होंने तंज़िया तख्लीक़ात का एक मजमुआ शाय किया जिनमें इत्तेहाम तराशी करने वालों, चापलूसों, कई कई शादियां करने वालों ने इसी किस्म के दूसरे मनफी किरदारों को तंज का निशाना बनाया गया था जो साफ सुथरे समाज के हामिल हमारी सोवियत जिंदगी के दामन पर धब्बा है। अभी किताब को बाजार में आए कुछ ही दिन गुजरे थे कि एक नकाद ने इस किताब के खिलाफ बे इंतहा सख्त मजमून लिखा। उसने लिखा कि मुसन्निफ ने गोगोल और साल्टिकोफ, शचिद्रेन जैसी एक नई नस्ल पैदा करने के नारे की गहराई में जाने की कोशिश नहीं की है और इस अपील पर बड़ी रवा रवि के साथ तवज्जो दी है। आज हमें यह मालूम हुआ कि हमारे बीच कितना पस्त ज़हन और बदतीनत इंसान मौजूद है। अब हम ये समझ पाए हैं कि उसका सियाह दिल किस कदर गिरावट का शिकार है। सवाल ये है कि उसने जिन लोगों के खाके इस किताब में पेश किए हैं वो उसे कहाँ दिखाई दिए? क्या हमारी सोवियत सरजमीन पर इस किस्म के लोग पाए जाते हैं? जी नहीं, सोवियत यूनियन में इस तरह के लोगों का कोई वजूद नहीं। ये महज इस कुनूती अदीब के जहन की पैदावार है और इसकी दुश्नाम तराजियों से भरी हुई ये किताब हमारे दुश्मनों को एक हरबा फराहम करती है। एक आला ओहदेदार मुख्तार बिकूफ ने इंतहाई गुस्से में अपनी मेज थपथपाते हुए मुसन्निफ से जवाब तलब किया, हमारे समाज में तुम्हें कहां ऐसा काहिल और बेकार टीम लीडर नजर आया जो शराब में धुत रहता हो? खुद अपने गांव में, मुसन्निफ ने बड़ी इनकसारी के साथ जवाब दिया, ये सरासर बहतान है। मुझे मालूम है कि तुम्हारे गांव का पंचायती फार्म खासी तरक्की कर रहा है। एक तरक्की करते हुए पंचायती फार्म में किसी टीम का ऐसा सरबराह कैसे हो सकता है? अलगरज बेचारा मुसन्निफ अपने ही तंजिया फनपारों का शिकार होकर रह गया। यह मुझे एक कार्टून याद आ गया जो पोलैंड के एक रिसाले में शाया हुआ था। उसमें दो बरामदे दिखाए गए थे, एक सबसे निचली मंजिल पर और दूसरा चौथी मंजिल पर। दोनों पर एक एक आदमी खड़ा था। निचले बरामदे पर खड़ा आदमी चौथी मंजिल वाले आदमी की तरफ ईंटें फेंक रहा था। ईंटें ऊपर तो क्या खाक पहुंचती, अलबत्ता पलट कर खुद फेंकने वाले पर गिर रही थीं, और ऊपर वाला आदमी इत्मीनान से अपनी ईंटें फेंक रहा था जो बेचारे नीचे वाले आदमी के सर पर आ रही थीं। इस कार्टून के नीचे लिखा था, तनकीद ऊपर से और नीचे से। इस मुसन्निफ का भी यही हाल हुआ। किसी ने बेचारे मुसन्निफ को मशवरा दिया कि अपनी गलती मान लेने ही में खैरियत है और इस गरज से हर मौका से फ़ायदा उठाना चाहिए। अखबारात के जरिए, रसायल के जरिए और हर उस जलसे में जिसमें वो शरीक हो ये ऐलान करे कि उससे गलती सरदर्द हो गई है। बदकिस्मत अदीब ने इस मशवरे पर पूरी तरह अमल किया और जहाँ भी मौका मिला अपनी इस गलती पर निदामत का इजहार करता रहा, मगर इतना काफ़ी न था। तुम्हारी नज़मों के बाद जिनमें खुली हुई बहुतान तराजी की गई है, हम तुम पर एतबार नहीं कर सकते। تمہیں عملی طور پر اپنے قلم سے کام لیتے ہوئے یہ ثابت کرنا پڑے گا کہ تم نے اپنے آپ کو سنبھال لیا ہے، اعلیٰ ترین عہدیدار مختار بیکوف نے حکم دیا۔ میرے دوست کے لیے اس میں کوئی فرق نہ تھا، تنقید کی ضرورت ہو تو وہ تیار، اور اگر اس سے یہ کہا جائے کہ خود اپنی غلطیوں کا سدے باب کرے تو اس کے لیے بھی راضی برضا۔ اس نے فوراً قلم سنبھالا اور ایک نئی نظم لکھی جس کا عنوان تھا محنتی مرجانات۔ مرجانات نام کی اس لڑکی کو جو نظم کا بنیادی کردار تھی، ایک سرگرم اور صفحے اول کی کارکن کے طور پر پیش کیا گیا تھا، جس نے اپنی زبردست محنت کی بدولت مختصر سی مدت کے دوران اپنے پنچایتی فارم کو صفحے اول کا پنچایتی فارم بنا دیا۔ اس نے منصوبے سے زیادہ پیداوار کی، اور یہی نہیں بلکہ شوقیہ فنکاروں کے ایک مقابلے میں خود اپنا لکھا ہوا ایک گیت گا کر اعلیٰ ترین انعام جیت لیا۔ نظم فوری طور پر ایک رسالے میں شائع ہوئی اور پھر کتابی صورت میں بھی سامنے آ گئی، لیکن اب وقت بدل چکا تھا۔ کل جن اخباروں نے اس پر کیچڑ اچھالنے اور سوویت زندگی کو بدنام کرنے کے الزامات لگائے تھے، اب یہ لکھنا شروع کر دیا کہ وہ ہر طرح کی خامیوں اور کمزوریوں پر پردہ ڈالنا چاہتا ہے۔ اب پھر اعلیٰ عہدیدار مختار بیکوف نے غصے میں میز پر مکہ جماتے ہوئے سوال کیا، تم نے کہاں کوئی ایسا پنچایتی فارم دیکھا جو کمزوریوں اور خامیوں سے پاک ہو؟ ایسا مثالی فارم کہاں اور کس جگہ ہے؟ بیچارہ ادیب جواب کیا دیتا، بعض گرہیں ایسی ہوتی ہیں جنہیں آدمی ہاتھوں سے نہیں کھول سکتا کیونکہ وہ بہت سختی سے لگی ہوتی ہیں۔ دانتوں کا استعمال اس لیے نہیں کیا جا سکتا کہ اس گرہ میں نجاست لگی ہوتی ہے۔ میرے دوست نے سمجھ لیا یہ گرہ بھی اسی قسم کی ہے، اور وہ خاموش ہو کر بیٹھ رہا۔ اس کی خاموشی کا یہ وقفہ خاصا طویل تھا، لگ بھگ 10 سال، اور اس بیچ اس نے ادیبوں کی یونین کے دفتر میں قدم بھی نہیں رکھا۔ صرف ایک بار اس وقت آیا جب مکان ملنے کی باری آئی اور اسے دفتر بلایا گیا، اور ظاہر ہے کہ اس بار تو اس کو جانا ہی تھا۔ اسی درمیان مختار بیکوف کو غلط رپورٹیں بھیجنے کے جرم پر اس اعلیٰ عہدے سے برطرف کر دیا گیا۔ اس کے اس حشر پر کسی نے افسوس تک کا اظہار نہ کیا۔ برسبیل تذکرہ مختار بیکوف کو بحیرہ کیسپین کے ٹھنڈے اور کھاری پانی میں نہانے کا بے حد شوق تھا۔ اس نے ساحل کا ایک حصہ اپنے لیے وقف کر رکھا تھا، اور صبح و شام شاہی اہتمام کے ساتھ وہ ایک بڑی سی سرکاری کار میں وہاں جاتا تھا۔ اس کا مکان بھی ساحل کے قریب ہی واقع تھا، لیکن برطرفی کے بعد مختار بیکوف کی صورت ہی نظر نہ آئی۔ عام لوگوں کے ساتھ سمندر میں تیرنا اس کے وقار کے خلاف تھا۔ غالباً اس میں وقت کے مطابق خود کو تبدیل کرنے اور غرور پر قابو حاصل کرنے کی صلاحیت ہی نہ تھی۔ موضوع کے بارے میں کچھ اور باتیں۔ جب بھی آپ گھر سے باہر قدم نکالیں، آپ کو لا تعداد چڑیاں نظر آئیں گی، کچھ آس پاس اڑتی ہوئی، کچھ پیڑوں اور جھاڑیوں پر بیٹھی ہوئی، اور کچھ زمین پر پھدکتی ہوئی۔ وہ آسمان کی بلندیوں پر بھی پرواز کرتی ہیں، کچھ بہت اوپر، کچھ نسبتاً نیچے۔ ان میں ابابیلیں بھی ہوں گی، مختلف طرح کے کوے اور گوریاں بھی، اور ان ساری چڑیوں کے ہجوم میں صرف ایک عقاب آسمان پر نظر آئے گا۔ عقاب دوسرے تمام پرندوں کے مقابلے میں کہیں زیادہ بلندی پر اڑتا ہے، نگاہوں سے دور، بہت دور۔ لیکن اگر آسمان میں ایک بھی عقاب محو پرواز ہے تو نظر سب سے پہلے اسی پر پڑے گی، اور یہ اس لیے کہ یہ پرندہ دوسری تمام چڑیوں کے مقابلے میں سب سے زیادہ بلندی پر اڑتا ہے، دور، بہت دور، اور اسی لیے ہماری نظر سب سے پہلے اسی پر پڑتی ہے۔ اس گوریے کا نمبر بعد میں آتا ہے، جو دروازے سے چند قدم کی دوری پر کسی جھاڑی میں بیٹھی ہو۔ لیکن عقاب کی ایک جھلک دیکھ لینے سے کوئی عقاب نہیں بن جاتا۔ کوئی ادیب جب کسی ہیرو پر کوئی نظم لکھتا ہے تو اس کے یہ معنی نہیں کہ وہ خود بھی ہیرو بن جاتا ہے۔ میں ایسے بہت سارے لوگوں کو جانتا ہوں جنہیں اپنی پرجوش ولولہ انگیز نظموں کی بدولت شہرت ملی ہے، لیکن خود بزدل ہیں۔ اگر کوہستانی سرزمین کے بہادر سپوت مخاش دخادائف کو نئی زندگی مل جائے اور وہ قبر سے اٹھ کر ہماری اپنی دنیا میں آ جائے، تو وہ اس عالم سے جس نے اس کے بارے میں مقالہ لکھا ہے کیا کہے گا؟ وہ کہے گا جب تم اپنے لکھے ہوئے کسی ایک جملے کو کسی مدیر کی دستبرد سے بچا نہیں سکتے تو پھر میری جرأت آمیز زندگی کے بارے میں کیا لکھ سکو گے؟ تمہاری حقیقت تو یہ ہے کہ تم نے میرے بارے میں جو رائے قائم کی ہے اسے ایک معمولی مدیر اپنی مرضی کے مطابق تبدیل کر سکتا ہے، اور تم یہ جرأت نہیں کر سکتے کہ اس کی اس حرکت پر احتجاج کی آواز بھی بلند کر سکو۔ نہیں، تم اس لائق نہیں کہ مخاش دخادائف جیسے انسان کے بارے میں کوئی مقالہ لکھ سکو۔ اگر واقعی کوہستان کا وہ بہادر سپوت دوبارہ جی اٹھے تو یہی کہے گا۔ یوں لگتا ہے جیسے کچھ لوگ یہ سوچتے ہیں کہ اگر انہوں نے کسی عظیم موضوع پر کچھ لکھ لیا تو بس وہ خود بھی عظیم بن جائیں گے، لیکن عظمت کے حصول کے لیے زبردست ترین سادگی کی ضرورت ہوتی ہے۔ پانی کے ایک چھوٹے سے قطرے میں بھی طوفان انگڑائی لیتے رہتے ہیں۔ ایک عظیم انسان اور ایک حقیر آدمی میں اصل فرق یہ ہے کہ جہاں معمولی آدمی صرف بڑی بڑی چیزوں اور بڑے بڑے مظاہر ہی کو دیکھنے اور محسوس کرنے کا عادی ہوتا ہے اور اپنے آگے بکھری ہوئی چیزوں کو نہیں دیکھ پاتا، وہاں عظیم انسان بیک وقت بڑی چیزوں کو بھی دیکھتا ہے اور چھوٹی چیزوں کو بھی، اور اس میں یہ صلاحیت ہوتی ہے کہ وہ خود بھی قطرے میں دریا کا مشاہدہ کرے اور دوسروں کو بھی اس حقیقت سے واقف کرا سکے۔ یاد کی ایک جھلک۔ اکثر ایسا ہوتا ہے کہ باصلاحیت ادیب گمنامی میں زندگی گزارتے ہیں، اور ایسے لوگ جن کے پاس کوئی خاص صلاحیت نہیں ہوتی بڑی آن بان کے ساتھ سر اٹھا کر چلتے ہیں۔ ایسا اس وقت ہوتا ہے جب مصنف کی صرف نیت اور ارادے کو اہمیت دی جاتی ہے اور اس کی فکر نہیں کی جاتی کہ کتاب لکھی کیسی گئی ہے اور اس کے ذریعے ادیب نے جس لیاقت اور فنکاری کا مظاہرہ کیا ہے وہ کس پائے کی ہے۔ ایسی صورت میں استادوں کی تعداد طالب علموں سے زیادہ ہوتی ہے، قدردان زیادہ اور مال کم ہوتا ہے، اور بکواس کرنے والوں کی تعداد سچے ادیبوں کے مقابلے میں زیادہ پائی جاتی ہے۔ ایسا ہی زمانہ تھا جب ابا نے شاہ میل پر ایک طویل نظم لکھنے کا فیصلہ کیا۔ نظم اشاعت کے لیے تیار ہی تھی کہ ایک فرمان کے ذریعے یہ اعلان کیا گیا کہ شاہ میل کو آج سے ہمیشہ ایک برطانوی اور ترک جاسوس سمجھا جائے۔ ہمیں یہ بتایا گیا کہ شاہ میل 25 برسوں تک جس چیز کے لیے لڑتے رہے وہ داغستان کے عوام کی آزادی نہیں تھی بلکہ ان کے گلے میں غلامی کا پٹا ڈالنے کی کوشش تھی۔ اب یہ سوال پیدا ہوا کہ ابا اس نظم کا کیا کریں۔ اشارے کنائے میں ان سے یہ بات کہی گئی کہ آج کے خوش آئین دور میں کسی فرسودہ تاریخی موضوع پر اپنا وقت ضائع کرنا ان کے لیے شایان شان نہیں، بہتر یہ ہوگا کہ وہ کسی ایسے موضوع پر کوئی نظم لکھیں جو ہمارے دور اور آج کے قارئین سے زیادہ قریب ہو۔ ان دنوں ہمارے یہاں زندہ دل شاعر ابو طالب اکثر و بیشتر آیا کرتے تھے، اور وہ جب بھی آتے تو ان کا زورنا یا بانسری ہمیشہ ان کے ساتھ ہوتی۔ وہ آتے اور بڑے اطمینان کے ساتھ بیٹھ کر اپنا ساز چھیڑتے ہوئے ابا سے کہتے، حمزہ ان باتوں کا اتنا اثر نہ لو، میں جب لڑکا تھا اور شاعری شروع نہیں کی تھی ان دنوں میں اسی زورنا کو بجا کر اپنے اور اپنے خاندان کے لیے روزی کمایا کرتا تھا۔ جس طرح کی بھی موسیقی درکار ہو اس سے پیدا کی جا سکتی ہے۔ آؤ ہم دونوں اپنے اس دور کو یاد کریں، کچھ دنوں کے لیے شاعری چھوڑ دیں اور موسیقی سے دل بہلائیں۔ میں اپنا زورنا بجاؤں اور حمزہ تم ڈھول بجاؤ، جو نسبتاً زیادہ آسان کام ہے۔ ابو طالب، ایسی بات نہ کرو، اگر ہم لوگ زورنا بجانا اور ڈھول پیٹنا شروع کر دیں تو یہ اتنی بری بات نہیں ہوگی، کیونکہ زورنا بجانے والے کی دھن پر ہی رقاص ناچتے ہیں اور نٹ کرتب دکھاتے ہیں۔ سازندہ زمین پر ہوتا ہے جبکہ نٹ اوپر بلندی پر۔ ابو طالب، تم ہی بتاؤ کہ کٹھن کام کون سا ہے۔ میں اور تم قلابازوں کی حیثیت رکھتے ہیں، اب لوگ چاہتے ہیں کہ ہمیں قلاباز اور رقاص دونوں ہی بنا دیں۔ یہ سن کر زندہ دل ابو طالب افسردہ سے ہو گئے، ان کے زورنا کی لے بھی درد میں ڈوب گئی۔ تھوڑی دیر تک وہ سر جھکائے چپ چاپ بیٹھے رہے، پھر انہوں نے سر اٹھایا اور کہا، شعر گوئی کوئی آسان کام نہیں، पर्वत की ऊंची चोटी यूं लगता है दूर नहीं है, पर्वत के दामन से देखो बिल्कुल पास नजर आती है। लेकिन जब पथरीले रास्ते बर्फ की राहें तय करनी हो, चढ़ते जाओ बढ़ते जाओ दूर खिसकती ही जाती है। यूं ही लगता शेर का लिखना कोई मुश्किल काम नहीं, लेकिन जब खुद सर लफ्जों से पहरों लड़ना पड़ता है, फिर भी मिसरा बन नहीं पाता, तब खुलता है भेद से पर्वत की चोटी पर चढ़ लेना कितना सस्ता पड़ता है। एक चिड़िया की कहानी जिसने उकाब का हमसर बनना चाहा। एक बार क्या हुआ कि भेड़ों का एक गल्ला पहाड़ों पर घास चरने के बाद नीचे वादी की तरफ लौट रहा था। अचानक एक उकाब बिजली जैसी तेजी के साथ पर जोड़ कर नीचे उतरा, भेड़ के एक बच्चे को अपने पंजों से पकड़ा और चश्मे जदन में फिर नजरों से गायब हो गया। एक छोटी सी चिड़िया भी ये सब कुछ देख रही थी। जाने उसके दिमाग में क्या समाई कि उसने मन ही मन में यह फैसला कर लिया कि उकाब की तरह वो भी शिकार कर सकती है। और यही नहीं बल्कि ये और ज्यादा बेहतर होगा कि बच्चे को नहीं बल्कि किसी पूरी भेड़ का शिकार किया जाए। चुनाचे वो पहले तो आसमान की बुलंदियों पर पहुंची, वहां से निशाना लगाया और बाजू समेट कर पत्थर की तरह नीचे आई। यहां नीचे वो एक भेड़ के सींग से टकराई और इस टक्कर की जरब न सहकर उसने थोड़ी देर में दम तोड़ दिया। एक बार एक मक्खी ने भी पत्थर को ठेलने की कोशिश की थी। चरवाहे ने मुर्दा चिड़िया हाथ में उठाते हुए कहा, और यूं जिस चिड़िया ने उकाब की हमसरी की तमन्ना की थी मक्खी की हमपल्ला करार पाई। मौजू फिर मरकज़े तवज्जो है। मौजू इश्क भी है और एक अहद भी। मौजू मन्नत व समाजत भी है और दुआ भी। और जैसा कि मशरिक में एक आम कहावत है, दुआ जितनी बार की जाए उसकी अहमियत बढ़ती जाती है। अलबत्ता ये बात मौजूआत के बारे में नहीं कही जा सकती। अगर कोई अदीब किसी मौजू को बार बार दोहराता रहे तो वो फरसूदा हो जाता है और उसकी कदर व कीमत जाती रहती है। हीरा जितना बड़ा होगा उतना ही बेश कीमत होगा। हीरे के चूरे की जरूरत किसी को नहीं होती। एक बार मैंने अपनी रूसी उस्तानी वीरा दासेले वना पर एक नज्म लिखी। नज्म पढ़ने वालों को भी पसंद आई और नकादों ने भी इसकी तारीफ की। अब क्या था, खुशी के नशे में मैंने इस मौजू पर बहुत सारी नज़में लिख डाली। मेरी ये नज़में उस शराब जैसी न रह गईं जो खूम में पुख्ता होती है, बल्कि उस शराब जैसी जो खूम के धोवन पर मुश्तमिल हो। और कभी कभी ऐसा भी होता है कि कच्ची शराब को बड़ी अच्छी शराब कहकर पेश किया जाता है। मैं आपको बताऊं कि हम लोग जब अपने मास्को के दोस्तों की खातिर दागिस्तानी शराब से करते तो क्या तरीका अख्तियार करते थे। मेरे कफकाजी दोस्त या खुद मैं जब भी अपने वतन से मास्को वापस आता तो हमारे साथ कुछ शराब भी हुआ करती। हमारे दोस्त जमा होते, उनके सामने पीपे का मुंह खोला जाता और जश्न शुरू हो जाता। शराब पुरानी साल खुर्दा और बेहतरीन किस्म की होती। हमारे दोस्त शराब की तारीफ तो करते ही साथ ही साथ ये खबर अपने दोस्तों के हलकों तक पहुंचा देते। नतीजा ये होता कि हमारी शराब की मकबूलियत बढ़ती जाती। आप जाने कितना ही बड़ा पीपा क्यों ना हो, समुंदर की तरह आताह तो होता नहीं, लेकिन आने वालों की खातिर भी ज़रूरी थी। हम लोगों ने इसका एक रास्ता निकाला और मैं इस जुर्म का इकबाल करता हूँ कि हम मामूली शराब की बोतलें खरीद लाते, बोतलों की शराब पीपे में उलट देते और ये कहते कि ये हमारे अपने कलाल खानों में बनने वाली बेहतरीन शराब है। हमारे दोस्तों को फ़र्क महसूस ही न होता। बस एक मेहमान साहिब ज़ौक निकला जिसने जाम से चुस्की ली और मेरी तरफ देखा और सर हिलाकर चुप हो गया। बाकी लोग तो जितनी पीते जाते थे उतना ही धुत होते जाते थे और जितना धुत होते जाते थे उतना ही शराब की तारीफ में ज़मीन आसमान के कलाबे मिलाते। ऐसा ही कुछ मेरी नज़मों के साथ भी हुआ। बस कुछ दकीका रस साहिब ज़ौक और सुखन शनास ऐसे थे जो सर हिलाते और कहते, मेरे भाई वला गोलोब भी तो यहाँ इसी गरज से आया था, یا کبھی یہ کہتے کہ ایک گاؤں کے لیے ایک ہی بدھو کافی ہے۔ اور تب مجھے یہ احساس ہوا کہ میں بھی وہی کر رہا ہوں جو چھڑیاں بنانے والے ایک ماہر دستکار نے اپنی چھڑیوں کے ساتھ کیا تھا۔ میں آپ کو یہ تینوں کہانیاں اسی ترتیب سے سناتا ہوں۔ میرا لڑکپن تھا جب قربان علی ڈاکیا جو ایوت نامی گاؤں کا ایک چٹکلے باز تھا، خطوں کا پلندہ لیے ہمارے گاؤں آتا تھا۔ وہ جب بھی گاؤں آتا ابا سے ضرور ملتا، حقہ پیتا اور ادھر ادھر کی باتیں کیا کرتا۔ مجھے نہیں معلوم اپنی صحبت سے نوازنے کا شرط اس نے صرف ابا تک محدود کیوں کر رکھا تھا۔ موضوع ہمیشہ ایک ہی ہوتا، شادی، اور عام شادی بیاہ نہیں بلکہ خود اس کی اپنی نئی شادی، کیونکہ وہ ان لوگوں میں سے تھا جو ہر ہفتے شادی کرتے ہیں اور ہر مہینے طلاق دیتے ہیں۔ وہ بھی کچھ ایسا ہی زمانہ تھا، اس نے بیوی کو حال ہی میں طلاق دی تھی اور اب کسی نوجوان بیوہ کی تلاش تھی جس سے وہ دوبارہ شادی کر سکے۔ شاید اس کی کوئی موضوع بیوہ مل بھی گئی تھی، کیونکہ اپنی گفتگو کے دوران وہ بار بار اس کی خوبصورتی، اس کے شباب اور اس کی نیک دلی کا ذکر کیا کرتا تھا۔ پھر اچانک اس بیوہ کا تذکرہ بند ہو گیا۔ قربان علی حسب معمول اب بھی آتا، باتیں بھی کرتا، لیکن ان باتوں میں پنچایتی فارم کے معاملات، موسم اور اس طرح کے بہت سارے موضوعات آتے، لیکن شادی کا ذکر نہ کرتا۔ ایک دن ابا نے پوچھ ہی لیا، کیوں بھائی اس بیوہ سے شادی کر لی؟ ارے کہاں حمزہ، میں تو پوری طرح تیار تھا لیکن وہ راضی نہ تھی۔ اب مجھے داغستان کے طول و عرض میں گھوم پھر کر اپنے لیے کوئی نوجوان بیوہ ڈھونڈنی پڑے گی۔ کافی عرصے تک قربان علی غائب رہے۔ میرے خیالات میں وہ سچ مچ کسی موضوع عورت کی تلاش میں دیہاتوں کا چکر لگاتا پھر رہا تھا۔ اس کی غیر موجودگی میں اس کا لڑکا ڈاک تقسیم کرتا پھرتا۔ پھر ایک دن وہ بدنصیب نوشا صاحب ہمارے مکان میں داخل ہوئے تو ہم سب نے بڑی بے صبری سے پوچھا کہ یہ آپ کا راستہ زیادہ لمبا تو نہ تھا اور زیادہ زحمت تو نہیں اٹھانی پڑی؟ ہوتا تو چھوٹا ہی اور سیدھا بھی، لیکن دلا گولوف نے اسے لمبا اور ٹیڑھا میڑھا بنا دیا۔ وہ کیسے؟ دوسرا سوال ہوا۔ ایسے کہ میں جہاں کہیں بھی پہنچتا لوگ کہتے تم نے دیر کر دی، دلا گولوف یہاں پہلے ہی ہو کر گیا ہے، وہ بھی اسی غرض سے آیا تھا۔ درویش دلا گولوف آپ جانے آوارستان کا سب سے بڑا عیاش تھا۔ 1938 میں اس نے 18ویں بار شادی کی تھی۔ اسی طرح ڈاکیا قربان علی نے داغستان میں ایک نئی کہاوت رائج کر دی، اور وہ یہ کہ دلا گولوف یہاں پہلے ہی ہو کر گیا ہے، وہ بھی اسی غرض سے آیا تھا۔ اب میں جو کہانی آپ کو سنانے جا رہا ہوں وہ ایک بدھو کے بارے میں ہے۔ آپ جانتے ہی ہیں کہ ہر گاؤں میں ایک بدھو ضرور ہوتا ہے، اور یہ بات اچھی بھی ہے۔ بری تب ہوتی جب کسی ایک گاؤں میں بہت سارے بدھو جمع ہو جائے، یوں کسی گاؤں میں کوئی بھی بدھو نہ ہو تو بھی ایک طرح کی کمی محسوس ہوتی ہے۔ سارے بدھو ایک دوسرے کو جانتے ہیں اور ایک دوسرے سے ملتے بھی رہتے ہیں۔ رسم کا پاس کرتے ہوئے گورتا کولی گاؤں کا بدھو ہنزہ کے بدھو سے ملنے آیا۔ بدھو میاں السلام علیکم۔ وعلیکم السلام بدھو صاحب۔ دونوں اچھے دوستوں کی طرح ملے، آتش دان کے پاس محفل جمی، دونوں نے جی بھر کر کھانا کھایا اور شراب پی۔ تیسرے دن گورتا کولی گاؤں کے بدھو نے گھر جانا چاہا، میزبان نے مہمان بدھو کو بڑی عزت و احترام کے ساتھ رخصت کیا، تحفے دیے اور گاؤں کی حد تک اسے رخصت کرنے اس کے ساتھ گیا۔ یوں مہمان نوازی کے سارے تقاضے پورے کیے گئے، لیکن دستور یہ ہے کہ گاؤں سے رخصت ہونے کے بعد مہمان اگر اپنے گھر کی طرف ایک قدم بھی آگے بڑھ جائے تو سابق میزبان جو بھی چاہے اس کے ساتھ کر سکتا ہے، کیونکہ اب وہ مہمان نہیں رہ جاتا۔ چنانچہ گورتا کولی گاؤں کے بدھو نے جیسے ہی گاؤں کی حد سے قدم باہر نکالا تو ہنزہ والا بدھو اس پر ٹوٹ پڑا۔ کیوں بھائی، آخر میں نے تمہارا کیا بگاڑا ہے؟ اب کبھی مجھ سے ملنے مت آنا، کیا تمہیں معلوم نہیں ایک گاؤں کے لیے ایک بدھو کافی ہوتا ہے؟ جب کبھی میں اس حکایت پر غور کرتا ہوں تو مجھے لگتا ہے کہ ایک گاؤں کے لیے عقلمند آدمی بھی ایک ہی کافی ہوتا ہے۔ اپنی نوٹ بک سے، ایک خان نے جو خاصا امیر تھا، ایک بار ایک غریب آدمی سے پوچھا، مرغابی کا کون سا حصہ سب سے زیادہ مزیدار ہوتا ہے؟ اگر تمہارا جواب صحیح ہوا تو تمہیں انعام دیا جائے گا۔ غریب آدمی نے کسی ہچکچاہٹ کے بغیر جواب دیا، پیچھے کا حصہ۔ مرغابی پک گئی تو خان نے پچھلا حصہ چکھا جو اسے مزیدار لگا۔ اب اس نے ایک اور غریب آدمی سے سوال کیا، تمہارے خیال میں بھینس کا کون سا حصہ مزیدار ہوتا ہے؟ اس غریب کو بھی انعام حاصل کرنے کی خواہش تھی، اس نے بھی پہلے والے آدمی کا جواب دہرا دیا، پچھلا حصہ۔ خان نے بھینس کا پچھلا حصہ پکوا کر چکھا اور حکم دیا کہ اس آدمی کو کوڑے لگائے جائے۔ افسوس کی بات یہ ہے کہ ان ادیبوں کو کوڑے نہیں لگائے جاتے جو مختلف موقعوں پر ایک دوسرے کی باتیں دہراتے رہتے ہیں۔ اور اب اونتسکول کی جھڑی پر تحریر کے بارے میں۔ ماسکو میں ایک ادیب ہیں ولادولین باخنوف، جو پیر میں لنگ کی وجہ سے چھڑی لے کر چلتے ہیں۔ ایک بار جب میں چھٹیوں میں گھر جا رہا تھا تو میں نے ان سے وعدہ کر لیا کہ لوٹتے ہوئے ان کے لیے اونتسکول کے مشہور دستکاروں کی بنائی ہوئی چھڑی لاؤں گا۔ گھر پہنچتے ہی میں نے اونتسکول کے ایک دستکار کو لکھا کہ میرے لیے ایک چھڑی بنا دے۔ میں ان سے واقف تھا، وہ استاد کاریگر اور ابا کے دوستوں میں سے تھے، اس لیے مجھے یقین تھا کہ وہ میرے لیے جو چھڑی بنائیں گے وہ بہترین ہوگی۔ میں سوچ رہا تھا کہ اس چھڑی پر کیا عبارت نقش کرواؤں جو مناسب ہو۔ میں اس فکر میں ہی تھا کہ ایک بڑے اخبار میں ادبی مسائل پر ایک مضمون نظر سے گزرا۔ اس کا عنوان تھا تنقید کی جگہ سوٹا۔ میں اچھل پڑا، اپنے ادیب دوست کو پیش کی جانے والی چھڑی کے لیے اس سے زیادہ موزوں عبارت اور کیا ہو سکتی ہے۔ 15 دن کے اندر اندر چھڑی تیار ہو گئی، جو اونتسکول کی دستکاری کا بہترین نمونہ تھی۔ عبارت کے لیے مناسب ترین جگہ پر الفاظ کندک تھے۔ ولادولین باخنوف کے لیے تنقید کی جگہ سونٹا، رسول حمزہ توف کی جانب سے۔ یہاں یہ بات یاد رکھیے، اونتسکول کی بنی چھڑیاں مخاج قلعہ، قصلہ، وودزسک اور پیاتیگورسک کی تحفے تحائف کی دکانوں پر اور پہاڑی گاؤں کے بازاروں میں بکتی ہیں۔ چند مہینوں بعد اونتسکول کی جو چھڑیاں ان جگہوں پر بکنے کے لیے آئیں، ان میں سے ہر ایک پر یہی جملہ نقش تھا، ولادولین باخنوف کے لیے تنقید کی جگہ سونٹا، رسول حمزہ توف کی جانب سے۔ چھٹیوں میں جو لوگ سیر و سیاحت کی غرض سے پہاڑوں پر آتے اور چھڑیاں خریدتے، شاید وہ اس پر لکھی عبارت پڑھ کر حیرانی میں پڑ جاتے ہوں گے، لیکن سب سے زیادہ تعجب تو خود مجھے تھا۔ اب میں نے چھان بین شروع کی، پتا چلا کہ جس بڈھے کاریگر نے میرے لیے چھڑی بنائی تھی، اسے روسی زبان کا ایک حرف بھی نہیں آتا تھا۔ اس نے محض اتنا کیا کہ جس جملے کو میں نے کاغذ پر لکھ دیا تھا، اسے بے کم و کاسٹ چھڑی پر اتار دیا۔ اس نے سوچا یہ کوئی بڑے پتے کی بات ہوگی، تبھی ایک شاعر نے اس کے نقش پر اصرار کیا ہے، تو پھر اس بصیرت افروز جملے سے دوسری چھڑیوں کو کیوں محروم رکھا جائے؟ اس میں بڈھے کاریگر کا کوئی قصور نہیں، اس سے غلطی صرف اتنی ہوئی کہ اس نے ایک شاعر کی دانش مندی پر ضرورت سے زیادہ اعتبار کر لیا، اور اس کا یہ اعتبار نیک نیتی اور صدق دل پر مبنی تھا۔ لیکن ہم تجربہ کار ادیب بھی تو کبھی کبھی اس بڈھے کاریگر جیسی حرکت کرتے تھے۔ موضوع کے بارے میں آخری گفتگو۔ ایک موضوع البتہ ایسا ہے جو دعا کی طرح جتنی بار دہرایا جائے اس کی قدر و قیمت اتنی ہی بڑھتی جاتی ہے، شان و شوکت میں اتنا ہی اضافہ ہوتا جاتا ہے، یہ ہے مادر وطن۔ پہاڑوں میں یہ دستور ہے کہ بچے کو سزا دینی ہو تو اس کے جسم کے کسی بھی حصے پر وار کیا جا سکتا ہے، لیکن منہ پر ہاتھ نہیں لگایا جا سکتا۔ انسانی چہرہ بڑی حرمت رکھتا ہے، اور ہر پہاڑی کے لیے یہ حرمت قانون کا درجہ رکھتی ہے۔ داغستان میرا چہرہ ہے، خبردار اس پر ہاتھ نہ لگانا۔ ہمارے پہاڑی باشندے ایک دوسرے سے لڑتے ہوئے بھی زبردست صبر و تحمل سے کام لیتے ہیں۔ آپس میں وہ ایک دوسرے کے لیے سخت سے سخت الفاظ اور گندی سے گندی گالیاں بھی استعمال کرنے سے دریغ نہیں کرتے۔ لڑائی کتنے ہی دیر تک چلتی رہے، لیکن گالیاں صرف ایک دوسرے کو دی جائیں گی، ایک دوسرے کی ماں بہن کی عزت کا پورا پورا لحاظ رکھا جائے گا، لیکن اگر اتفاقاً یا بد احتیاطی کی بدولت زبان سے کوئی ایسا لفظ نکل جائے جس سے ماں بہن کی آبرو پر حرف آتا ہو تو پھر تلواریں نکل آتی ہیں۔ داغستان میری ماں ہے، جو لوگ مجھ سے الجھنا چاہیں میں انہیں خبردار کرتا ہوں، مجھے جو بھی جی چاہے کہہ لو، میں برداشت کر لوں گا، لیکن میرے داغستان کی طرف آنکھ اٹھا کر بھی دیکھا تو پھر ٹھیک نہ ہوگا۔ داغستان میری محبت ہے، میرا عہد ہے، میری منت و سماجت ہے اور میری دعا ہے۔ داغستان تو اور صرف تو ہی وہ موضوع ہے جو میری تمام کتابوں کا خاص تصور اور میری ساری زندگی کا سرمایہ ہے۔ کبھی مجھ سے یہ کہا جاتا ہے کہ میں تیرے ماضی کی بات کروں، اپنی قدیم روایات و رسوم کی بات، اپنی مقبول لوک کتھاؤں اور اپنے گیتوں کی بات، شادی بیاہ کے ہنگاموں اور شمشیر کی جھنکاروں کی بات، لڑائیوں اور دوستیوں کی بات، مستقل مزاج اور دلیر مریدوں اور وفادار دوشیزاؤں کی بات، نیک دلی اور جرأت مندی کی بات، نوجوانوں کے بہتے ہوئے خون اور ماؤں کی آنکھوں سے ٹپکتے ہوئے آنسوؤں کی بات۔ کبھی مجھے حکم دیا جاتا ہے کہ میں اپنے موضوع کو صرف تیرے حال تک محدود رکھوں، ریاستی اور پنچایتی فارموں تک، گروہوں، جتھوں اور جتھوں کے لیڈروں تک، اپنے کتب خانوں، تھیٹروں اور محنت کے ذریعے انجام دیے جانے والے کارناموں تک۔ لیکن مشکل یہ ہے کہ میں خود کو نہ صرف ماضی تک محدود رکھ سکتا ہوں نہ ماضی حال تک۔ میرے سامنے تو صرف ایک داغستان ہے جس کی زندگی ہزارہا برسوں پر پھیلی ہوئی ہے۔ میرے لیے اس کا ماضی، اس کا حال اور اس کا مستقبل ایک دوسرے سے پیوست ہیں، اور اس حد تک کہ میں انہیں ادوار کی شکل میں الگ نہیں کر سکتا۔ دوسرے ملکوں اور دوسری ریاستوں کی تاریخیں برسہ برس سے لکھی جاتی رہی ہیں، محض خون سے نہیں بلکہ کاغذ پر قلم اور روشنائی سے۔ فوجی سپاہیوں اور سالاروں ہی نے یہ تاریخ نہیں لکھی ہے، بلکہ ادیب اور مورخ بھی اس کام میں مصروف رہے ہیں۔ داغستان کی تاریخ صرف تلواروں سے لکھی جاتی رہی ہے۔ داغستان کے ہاتھوں میں بھی قلم آیا، لیکن 20ویں صدی میں داخل ہونے کے بعد۔ داغستان میں ان راستوں پر گھوما ہوں جہاں ماضی میں بڑی بڑی لڑائیاں لڑی جا چکی ہیں، اور میں نے ان میدانوں کو دیکھا ہے جن میں تیرے بیٹوں کی ہڈیاں بوئی ہیں۔ ہمارے پنچایتی فارموں کو، جن کی زمین پر گیہوں اور مکئی کاشت ہوتی ہے، اس پر برا نہیں ماننا چاہیے، کیونکہ جب میں اپنی نظموں میں آج کے داغستان کا ذکر کرتا ہوں تو ماضی اس کا برا نہیں مانتا۔ جب میں دور دراز ملکوں کی سیر کر کے واپس آتا ہوں تو میرے ہم وطن پہاڑی لوگ مجھے گھیر لیتے ہیں اور مجھ سے پوچھتے ہیں کہ میں نے کہاں کہاں کیا کیا دیکھا۔ وہ لوگ مجھے گھیر کر بیٹھ جاتے ہیں اور بڑے غور سے میری باتیں سنتے ہیں۔ میں زیادہ سے زیادہ 3 گھنٹوں تک لگاتار بات چیت کر سکتا ہوں، اور اس دوران میں انہیں فرانس اور ہندوستان کی، جاپان یا ترکی کی باتیں بتاتا ہوں۔ 3 گھنٹے اسی میں گزر جاتے ہیں، اور پھر نہ جانے کیسے داغستان کا ذکر چھڑ جاتا ہے۔ اب میں اپنے داغستان کی بات شروع کر دیتا ہوں اور میرے دوست اس توجہ کے ساتھ سنتے رہتے ہیں جیسے میں انہیں کسی نئے دیش کی بات بتا رہا ہوں، حالانکہ یہ اسی داغستان کی بات ہوتی ہے جہاں وہ خود رہتے ہیں۔ محمود ایک عظیم شاعر تھے جن کا واحد موضوع تھا مریم کے ساتھ ان کا عشق۔ ایک بار ان کے ایک بہت قریبی دوست نے ان سے فرمائش کی کہ اس کے بچے کے لیے ایک لوری لکھ دوں۔ محمود نے فرمائش پوری کرنے کی کوشش کی لیکن کوئی فائدہ نہ ہوا۔ انہوں نے لوری اس لیے لکھی تھی کہ بچہ آرام سے سو سکے، لیکن یہ لوری سن کر وہ اور بھی رونے لگتا۔ ایک دوسرے دوست نے محمود سے درخواست کی کہ اس کی مرحوم بیوی کا مرثیہ لکھ دیں۔ محمود نے اس کے لیے بھی اپنا پورا زور صرف کر دیا، لیکن یہ کوشش بھی بیکار رہی کیونکہ مرثیہ سننے کے بعد کسی بھی آنکھ سے ایک آنسو نہ ٹپکا۔ اس کے بجائے بعض لوگ تو مسکرانے لگے، لیکن محمود نے مریم کے ساتھ اپنے ناکام عشق کے بارے میں جو نظمیں لکھی ہیں انہیں سن کر آج بھی لوگ رو دیتے ہیں۔ بات یہ ہے کہ مریم محمود کا خاص موضوع تھی، میرا خاص موضوع ہے داغستان۔ پتہ نہیں میرا عشق معمولی ہے یا عظیم، معلوم نہیں میری سچائی گہری ہے یا سطحی، میں نہیں کہہ سکتا کہ میرے جذبات قدیم ہیں یا جدید۔ بہرحال داغستان میں تیرے بارے میں لکھ رہا ہوں، اور جب بھی میں تیرے بارے میں کچھ لکھتا ہوں تو میرا قلم تھر تھرانے لگتا ہے۔ ابا کہا کرتے تھے اگر تم نے تربوز سڑک کے کنارے بوئے ہیں تو لوگ انہیں پکنے سے پہلے ہی توڑ لیں گے۔ یہ بھی کہا جاتا ہے اس پتھر کو ہاتھ نہ لگاؤ جسے اٹھانا تمہارے بس میں نہ ہو، تیر کر اتنی دور نہ جاؤ کہ واپس آنا مشکل ہو جائے۔ اور یہ بھی کہا جاتا ہے چشمے میں اگر پانی ٹخنوں ہی تک ہے تو پائچے گھٹنوں تک نہ اٹھاؤ۔